حضرت اکبر صالح بن شاہ اللہ علیہ وسلم کا ہمارے سے دعائیں لے کر آ رہا ہوں. میرے شیخ نے یہ بھی بہت دفعہ میرے مشائخ نے نصیحت فرمائی کبھی مخلوق کو دیکھ کے بیان مت کرنا کہ میرے پاس آتا ہے مسلمان کا بیان تو اللہ کے لیے کرتا ہوں. اور جو طلب والے بیٹھے کہیں کہ آپ عمر کی کمی ہے, اگر ایک بھی طلب والا بیٹھا ہوا ہو سکتا ہے اس کے دل میں بات اثر کر دے. اس لیے کچھ باتیں جو حضرت والا سے اپنے پہلے شیخ عارف اللہ شیخ العرب رجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ ان کی خدمات سے سنی, اور اس کے بعد اپنے شیخ ثانی حضرت والا سید عشر زمین میر صاحب رحمۃ اللہ علیہ سنی, اور اس وقت ان دونوں حضرات کے انتقال کے بعد اپنے پیارے شیخ حضرت والا حضرت شاہ فیروز احمد محمد صاحب جامع القادم علیہ سن رہا ہوں, اس کا کچھ تکرار کر لیں گے اپنی اسلام میں ریپیٹ کر لیں گے. اس کو ان شاء اللہ انگلش میں بھی کچھ باتیں بتا دوں گا, انگریزی طالب خوش ہو جاتے ہیں. احتکاب میں کتنے حضرات بیٹھے ہیں؟ 23. سب سے پہلے کچھ اشعار سناؤں گا. 24 یا 23 صحابہ کرام یا 25 صحابہ کرام شاعر تھے, اللہ اور رسول کی محبت میں اشعار کہتے تھے. یہ میرے پیارے شعر کے اشعار ہیں, نعت شریف کے اشعار. ماشاء اللہ, نعت شریف پڑھنا بھی عبادت ہے, سننا بھی عبادت ہے. نعت شریف جو ہے اس سے روح جھوم جاتی ہے. اپنا تصور کر لیں گے کہ محمد خضرا پہنچی ہوں اور اسے مبارک کہوں اور مدینہ شریف کی محبت میں اشعار پڑھ رہا ہوں. حضرت والا کے نعت شریف کے اشعار ہیں, یہ صبح مدینہ ہے شام مدینہ. آپ حضرات کو سب ایسا مل کے پڑھ سکتے ہیں. یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ, یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ. ماشاء اللہ, میں نے کمیاں نظر میں ماشاء اللہ مزہ بھی آیا. نعت شریف پڑھ سننے میں مزہ آتا. بھلا جانے کیا جام مینار عالم, بھلا جانے کیا جام مینار عالم, تیرا کیف ہے خوش سرام مدینہ, تیرا کیف ہے خوش سرام مدینہ, صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ. یہ شراب کے مانا جانے جو مستانہ چار مدینہ منور چلتا ہوں. مدینے کی گلیوں میں ہر ایک قدم پر, مدینے کی گلیوں میں ہر ایک قدم پر امت نظر احترام مدینہ, امت نظر احترام مدینہ, صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ. ماشاء اللہ, بہت سوال ہے اللہ کا شکر ہے. جی صبح بھی عجیب ہے, شام بھی عجیب ہے. جب آپ کی صبح جب چاند پہ نظر پڑے تو سوچو کہ اس چاند پہ رسول اللہ صلی اللہ علیہ وسلم کی نظر پڑی ہوگی, اور میری بھی نظر اسی چاند پہ پڑی مدینہ شریف سے جہاں حضور صلی اللہ علیہ وسلم کی نظر پڑی ہوگی. بلا واسطہ نبی صلی اللہ علیہ وسلم کی نظر سے میری نظر چاند کے ذریعے سے ملاقات ہوگی. میری نظر چاند پہ پڑ رہی ہے اور حضور صلی اللہ علیہ وسلم کی نظر بھی چاند پر پڑ رہی ہے. اور جب مدینہ شریف جائیں تو 1400 سال پہلے چلے جائیں گے. یہاں صحابہ کرام کے گھر ہوں گے, ازواج مطہرات کے گھر ہوں گے, حضور صلی اللہ علیہ وسلم کیسے چلتے ہوں گے, کیسے اخلاق سے پیش آتے ہوں گے, اور کیسے جہاد کے لیے ہم لوگ تیار رہتے ہوں گے. آگے فرماتے ہیں, یہ بہت پیارا شعر ہے, آپ حضرات کو بھی یاد ہے. مدینہ مدینہ مدینہ مدینہ. اچھا کوئی شخص احتکاب والے حضرات بیٹھے ہیں ماشاء اللہ, تو یہ نہ سمجھے کہ میں عبادت نہیں کر رہا, نفل نہیں پڑھ رہا, کوئی تلاوت نہیں کر رہا, تو جو ہے میرے عبادت میں کوئی کمی آ جائے. ایک بات بتایا تھا, یہ باقاعدہ شریعت کا مسئلہ ہے, دین کا ایک مسئلہ سیکھ لینا 100 رکعت نفل سے بہتر ہے. سبحان اللہ, 100 رکعت کوئی پڑھ سکتا ہے؟ और एक मजमून सीख लेना। अभी एक दीन की बात सुनाई जाएगी, एक भाई खुतबा पढ़ूंगा और पूरा दीन का एक मजमून सीख लेंगे। एक मजमून सीख लेना 1000 रकात नफिल से बेहतर है। अब 1000 रकात भी पढ़ सकते हैं आप, कोई नहीं पढ़ेंगे तो जबान बाहर निकल जाएगी, कमजोरी का जमाना है। हजरत वाला हमारे साथ भी बहुत, इसलिए जब भी कोई दीन का मसला बताया जा रहा हो या दीन की बात सुनाई जा रही है तो नफरी बातें छोड़कर दीनी मजलिस में आके बैठ जाना चाहिए। एक मसला सीखिए 100 रकात का सवाब मिल जाए, और कुछ लोग सोचने में शायद ये शेर व शायरी शुरू हुई, इस वक्त काश में 2 नफिल पढ़ लें, 2 नफिल नहीं, अगर आप 2 नफिल पढ़ेंगे तो वो सवाब नहीं मिलेगा जो आपको यहाँ बैठने से मिलेगा। सवाब के यहाँ अगर कोई एक बात दिल में उतर गई, हजरत वाला की बातें, अल्लाह वाला की बातें और हमारी हिदायत का जरिया बन गई, और अभी ईद की रात आने वाली है, 4 रात को पता चलेगा वो तक के नजरात में वो यहाँ से भागेंगे और कहाँ भागते हैं, बाजारों की तरफ जाते हैं या दोबारा मस्जिद से ताल्लुक कभी करते हैं। आज यही बयान करने का इरादा है, अल्लाह ताला ने फरमाया कि हमारा एहतिकाफ से हम इस्तिकामत कैसे रहे दीन के ऊपर, यहाँ से हम एहतिकाफ से जब फारिग हो फिर हम दोबारा नफ्स शैतान के चक्कर में आ जाएंगे, फिर दोबारा अगले साल 10 दिन दोबारा आके एहतिकाफ में बैठ जाएंगे। पूरे साल की मगफिरत 10 दिन में करवाते हैं और फिर दोबारा गुल छर्रे उड़ाते हैं। तो हजरत वाला फरमाते थे कि पता है कि मैं अकेला रमजान शरीफ नजर नसीब होगा कि नहीं, हमारे हजरत वाला ही तशरीफ लाए हजरत सैयद जमील मीर साहब रहमतुल्लाह अलैह, क्या मालूम था कि उस रमजान शरीफ में मौजूद ही होंगे, न जाने बुला ले पिया किस घड़ी तू रह जाए धरती खड़ी की खड़ी, किसी को भी बुलावा आ सकता है। हजरत वाला फरमाते नौजवानों को भी आ रहा है, अभी परसों 3 दिन पहले हम लोग जब हैदराबाद में थे 19 साल नौजवान लड़की का इंतकाल हो गया, और उससे पहले 2-3 दिन पहले 24 साल नौजवान लड़की का इंतकाल हुआ, किसी को भी मौत आ सकती है। तुझे पहले बचपन ने बरसों खिलाया, जवानी ने फिर तुझको मजनू बनाया, लड़की लड़की के चक्करों में फेसबुक के चक्करों में मजनू बना दिया, बुढ़ापे ने आके फिर क्या क्या सताया, अजल तेरा कर देगी एक दिन सफाया, जगह जी लगाने की दुनिया नहीं, माशाल्लाह तमाशा नहीं। मतलब ये कौमे लूत पे कैसा अजाब आया, कौमे आद और समूद पे कैसा अजाब आया, वही काम हम लोग भी कर रहे हैं। अभी आ रहे थे हम लोग, इतने जोर जोर से डैंस चल रहा है, ईद अभी आई नहीं है, रमजान शरीफ के अंदर ही गाने बज रहे हैं, अल्लाह की नाफरमानी हो गई। गायक साहब का शेर भी है, चंद दिन गाने बजाने बगैर पूछे आप हिलना, अच्छा जजा करना बता दिया करें, आगे हिलाना जुला शुरू कर परेशान हो गया जजा कर। हाँ मैं हमेशा उल्टे ही लगाता हूँ, उसमें समझ नहीं आ रहा कैसे लगता है जजा करना। अल्लाह अली शरीफ में आता है, जिसने अल्लाह वाला समझ किसी का इकराम किया, किसी बंदे का अल्लाह वाला समझ कयामत में अल्लाह ताला उसका इकराम फरमाएगा, वहीं से उसी में आ रहा है। अल्लाह वालों का इकराम बहुत बड़ी दौलत है, बहुत बड़ी। इमाम अहमद बिन हम्बल रसूल फरमा रहे हैं, तो उनके आगे जो आदमी बैठा था उनसे पहले एक आदमी बैठा था, उस पर पानी जो है वजू कर रहा था, तो वजू कर रहा था वो आदमी जो वजू कर रहा था, सारा पानी इमाम अहमद बिन हम्बल की तरफ आ रहा था, उसमें हजरत ने बड़े वक्त के इमाम तो उन्होंने क्या किया अपना वो सीट बदल दी वजू पानी की और उनसे आगे आके बैठ गए ताकि इमाम अहमद बिन हम्बल का पानी मेरी तरफ आ जाए। ये आदत बहुत बड़ी रहमत है मुझे, अगर हमें हमारे यहाँ क्योंकि हम लोग दुनिया के लोग हैं और हमारे ऊपर हर काम अकल से सोचते हैं, इश्क की हमें हवा भी नहीं लगी, अगर हमें इश्क की हवा लगी होती अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम के इश्क की हवा, तो हम लोग अल्लाह वालों का कुरान शरीफ का और मस्जिद का इमाम साहिबान का बाप बाप का अदब करते हैं, बड़ों का अदब करते हैं, छोटों का रहम करते हैं, मगर हम लोग बस दुनिया में लगे रहते हैं। दुनिया बुरी चीज नहीं है, दुनिया के साथ साथ अहलुल्लाह की सोहबत में रहेंगे, अल्लाह वालों की सोहबत में, तो हम दुनिया के झंझट दुनिया की जो रंगीनियां हैं उससे हम बचे रहेंगे। एक दोस्त है हमारे हैदराबाद में होते हैं, बहुत अरसे से मेरे पास आ रहे हैं मगर अभी तक दाढ़ी रखने की उसको तौफीक नहीं, मगर मैं कुछ कहता नहीं, पर पैंट शर्ट पहन के आता है, हाफ स्लीव पहन के बॉडी बिल्डिंग करता है, टाइट जीन्स की पैंट टाइट वो हाफ स्लीव शर्ट मेरे पास आके बैठ जाता है जब भी हैदराबाद जाए। उसको हजरत वाला का बहुत पुराना है, तकरीबन 10-6-7 साल हो रहे हैं मेरे पास आ रहा है, उसको एक ही शेर याद है, मैं बोलता हूँ ये शेर सुना दो शायद यही आपको जज्ब का जरिया बन जाए। हजरत वाला का शेर है या फाजे साहब का शेर है, रंगरलियों ये शेर सुना रहा है वो नौजवान उसको याद हो गया, रंगरलियों पे जमाने की न जाना है दिल, रंगरलियों पे समझ में आ रहा, ये रंग रंग की तिथियां हैं, सुबह मार्केट से लड़कियां हैं, फेसबुक है, यूट्यूब है, रंगरलियों पे जमाने की न जाना है दिल, ये फिजा है जो बा अंदाजे बाहर आई, याद आ गया, ये फिजा है जो बा अंदाजे बाहर आई, इसको अच्छी तरह से पढ़ देता हूँ, रंगरलियों पे जमाने की न जाना है दिल है जो बंदा से बाराई है सुभान है जो बंदा से बाहर नाशरी पड़ा नाशरी एक साहबी है शायद रसूल थे आप सब लोग मालूम है ना तकरार कर रहे हैं रिपीट कर रहे हैं तो मिंबर रसूल से शेर सुनाते थे अशआर सुनाते थे वजू से रसूल सुनते थे ये पढ़ लीजिए मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना बड़ा लुत्फ देता है नामे मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना बड़ा लुत्फ देता है नामे मदीना माशाल्लाह निगाहों में सुल्तानियत हेज होगी निगाहों में सुल्तानियत हेज होगी जो पाएगा दिल में पयामे मदीना जो पाएगा दिल में पयामे मदीना ये सुबह मदीना ये शामे मदीना मुबारक तुझे ये पयामे मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना निगाहों में सुल्तानियत हेज होगी जो पाएगा दिल में पयामे मदीना हुजूर सल्लल्लाहु अलैहि वसल्लम का पैगाम अगर दिल में आ जाए दुनिया की सब रंगीनियां निगाहों से गिर जाएंगे और पता रहेगा कि गोबर हजरत वाला फरमाते हैं जब किसी हसीन की तरफ दिल मेलान होने लगे ये सोचो गोबर की तश्तरी पे चांदी का वरक है व्हाइट कलर के हुस्न से धोखा ना खाएगा माशाल्लाह अंदर तो पेशाब पखाना भरा हुआ जिनके हम अपने जवान अपनी जवानियां बर्बाद कर रहे हो गोबर की तश्तरी पे चांदी का वरक है व्हाइट कलर के हुस्न से धोखा ना खाएगा बीवी से मोहब्बत करनी है बीवी तो अल्लाह तआला ने दी है फगुने फगुने हम लोगों ने कह दी हमसे मोहब्बत करनी है और जिनकी शादी हुई हजरत वाला फरमाते थे अलैहिस्सलाम भी काफी कि अल्लाह तुम्हारे लिए काफी नहीं अल्लाह ताला काफी अपनी रूह को अर्श आज़म पे रखे और जो नजर बचाने का खुसूसी एहतमाम करे माशाल्लाह सुभानअल्लाह आगे फरमाते सुकूने जहां तुम कहां ढूंढते हो सुकूने जहां तुम कहां ढूंढते हो सुकूने जहां है निजामे मदीना सुकूने जहाँ है निजामे मदीना इस वक्त हजरत वाला का चेहरा सामने आ गया हजरत मीर साहब का मेरे पहले शेख का मौजूद जन शेख का चेहरा सामने आ गया आरिफ बिल्ला शेख उलहराजन हजरत मौलाना शाह की मोहम्मद अख्तर साहब के पास यहाँ उस वक्त उनकी सोहबत से भी यहाँ पे एक दफा आके बयान किया था मैंने हजरत वाला के हाथ दबा के हजरत वाले में बोला जाओ जाके बयान करो यही पहले जब आया था खत्म कुरान पे बयान हुआ तो वो हजरत वाला का चेहरा इतना सुकून यही चेहरे को देखते जो उनके पास जाता उसको सुकून मिल जाता है जिसके दिल में अहले दिल के दिल से निकले आह आह बस वही अख्तर है असली खान पा सुभान अल्लाह तो जो है सुकून कैसे मिलेगा सुकून ऐसे मिलेगा कि हम सुकून वालों की सोहबत में आना शुरू कर दें हमें भी सुकून मिल जाएगा इंशाल्लाह ताला हमें ही पता चलेगा एक दुनिया भले इंजीनियर बने डॉक्टर बने बिजनेसमैन नस नस बिजी रहे और दुकान चलाएं रिक्शा चलाएं मोची हो यूनिवर्सिटी में पढ़े कुछ भी दुनिया नहीं छोड़नी है इसी दुनिया ही को दीन बना रहे हैं अल्लाह वाले कभी दुनिया नहीं छोड़ाते और बहुत से लोग ये समझते हैं अगर मैं अपने हजरत शाही पर असर साहब दामों का वाली बैठने लगा तो यार मेरी दाढ़ी नहीं बढ़ेगी मुझे ये टीवी निकालना पड़ेगा घर से और जो सिगरेट के नशे छोड़ना पड़ेगा गंदी लड़कियां और फेसबुक का अकाउंट डिलीट करना पड़ेगा नहीं अल्लाह वाले अगर गुनाह नहीं छोड़ते अल्लाह वालों के पास आना मत छोड़िए इंशाल्लाह इनकी सोहबत की बरकत से गुनाह छोड़ने नहीं पड़ते खुद ब खुद छूट जाते हैं माशाल्लाह अब देखिए हमारे साथ आए ये अमरीका छोड़कर आए अमरीका कितनी रंगीन है सफेद दाढ़ी हो गई हजरत تعالیٰ سے بیعت ہے ہم اس بکری سے سلائی تعلق قائم کر لیے تو بڑے حضرت والا سے بیعت ہے امریکہ چھوڑ کر آ رہے ہیں امریکہ چھوڑ کر آ رہے ہیں اور یہاں کراچی میں رہنے لگے بہت سے لوگ بولیں گے امریکہ کی رنگی نہیں ہو یہاں کیا آپ کراچی میں رہے ہیں ہر وقت دس دس گھنٹے پانچ پانچ گھنٹے تو لائٹ جا رہی ہے آپ امریکہ چھوڑ کے یہاں کیا کریں گے اصل میں یہاں آئے اللہ والوں کی صحبت اٹھائیں سبحان اللہ کراچی میں خصوصاً کراچی اس وقت اسلام کا زبردست قلعہ ہے پورا پاکستان تو ہے ہی پھر کراچی میں اتنے اولیاء اللہ اتنی صحبت اتنے سارے اللہ والے موجود ہیں اب جو محروم رہے وہ عجیب شخص ہے نالائق شخص ہے اہل اللہ موجود ہیں تبلیغ جماعت کام کر رہی ہے اللہ والے علماء موجود ہیں اور ایسے پیارے پیارے اللہ والے موجود ہیں جو ایک نظر بھی خراب نہیں کرتے اور جن کے اخلاق بھی اچھے ہیں ایسے پیارے لوگ موجود ہیں اب جو دور رہے خود ہی چین نشست مولانا رومی فرماتے ہیں چین نشستی دور کیوں بیگان کا اندر در ہلکا دیوان کا ارے بیگانوں کی طرح دور دور کیوں بیٹھے ہو آؤ دیوانوں میں آ کے بیٹھو برطمانی سے کبھی دل کو صاف سجدہ گاہ میں روئیں سجدے میں سر رکھ دے خوب روئے یا اللہ میرے دل کو بدگمانی سے صاف کر دے اور ایسا صاف کر دے کہ مجھے اللہ والے نظر آنے لگے کیونکہ دنیا کی محبت چڑھی ہوتی ہے نا تو اس وجہ سے اللہ والوں سے بدگمانی کی وجہ سے دور رہتے ہیں اپنی عبادتوں پہ ناز اپنے تلاوت پہ ناز اپنے بیانات پہ ناز ہوتا ہے کبھی قریب آ کے دیکھیں قریب چلتے ہوئے دل کے اپنا دل کر دے یہ آگ لگتی نہیں ہے لگائی جاتی ہے کبھی روکے دیکھیں روئے اللہ میرا دل آج بالکل صاف کر دیجئے آج بہت سب پھر اللہ سب اللہ والوں کے پاس جائیے جس سے دل ملتا ہو میں ہمیشہ ہی عرض کرتا ہوں جس سے مناسبت ہو اس کے ہاتھ میں ہاتھ دے کے اللہ کا راستہ طے کیجیے مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ فرماتے تھے تنہا نہ چل سکیں گے محبت کی راہ میں محبت کی راہ ہے اللہ تعالیٰ کا راستہ مشکل نہیں ہے محبت کی راہ ہے اللہ تعالیٰ نے ہمیں محبت کی چوٹ لگا کے بھیجا ہے دل ازل سے تھا کوئی آج کا شہدائی ہے کہ جو ایک چوٹ پرانی کو ابھر آئے محبت کی چوٹ لگی ہے ماسیوں مگر اللہ والے اسے پھر نکھار اللہ والوں کی صحبت سے نکھار پیدا ہو جاتا ہے سب کے اندر صلاحیتیں موجود ہیں ایسی ایسی صلاحیتیں ہیں کہ وہ ماشاء اللہ کہ وہ ہم سب کے اندر اللہ تعالیٰ نے الگ الگ صلاحیتیں رکھی ہیں ماشاء اللہ کوئی کیا کر سکتا ہے کوئی کیا کر سکتا ہے دین کے اندر کسی آگے بڑھ سکتا ہے مگر وہ صلاحیت گناہوں کی وجہ سے دب جاتی ہے اللہ والوں کی صحبت سے اس میں نکھار پیدا ہو جاتا ہے نکھار پیدا ہو جاتا ہے ہوتا چلا جاتا ہے طاہر صاحب کا شعر بھی یاد آ رہا ہے سب عجیب بولی اس وقت میں پتا نہیں لگتا بہت نفس پر جبر کر کے بیان کر رہا ہوں تو اس وقت بہت سارے مشاہد کا بیان ہو رہا ہے ایک میرے دادا شیخ ہیں حضرت مولانا شاہ عبد المتین صاحب دامن گاتمانی بنگلہ دیش اس وقت ان کا بیان بیت میل میں سنایا جا رہا ہے بنگلہ دیش میں ختم قرآن ہے بیت میل میں اور پھر میرے شیخ کا بیان ہو رہا ہے اس وقت مولانا نور محمد صاحب کی مسجد میں عثمانیہ مسجد میں بہادر آباد اور میرے شیخ نے میں نے ان سے عرض کیا تھا کہ حضرت میں یہاں نہیں آنا چاہ رہا میں چاہ رہا ہوں کہ آپ کے ساتھ بیان نہیں جاؤں میں نہیں جاؤں نکل جاؤں اللہ کی محبت کی باتیں سناؤں میری وجہ ابھی حضرت کا میرے حضرت کا بیان ہے آپ حضرات چاہیں تو بائک ساتھ چل سکتے ہیں مگر یہ نہیں کہ جو احتکاب والے ہیں یہیں پہ رہیں اور اللہ اللہ کرے آرام بھی کریں آپ اچھی بھی کر رہے ہیں قدر بھی ہو سکتی ہے میرے لیے بھی دعا فرمائیے اللہ تعالیٰ یہ دعا کرے خصوصا ایک رات بچی ہے اس میں یہ دعا کر لیں اللہ عید میں بھی گناہ سے بچا عید کی رات بھی اور عید کے دن بھی مکس گیدرنگ ہوتی ہے اتنی عورتیں آتی ہیں مشکل ہوتا ہے اچھے اچھے لوگ دیندار نہیں بچ پاتے ظاہر سی بات ہے خاندان میں ملنے تو آئیں گے مگر ہمیں مس گیدرنگ ان کے ساتھ الگ کمرے میں جا کے بیٹھ جائیں گے کہ بھائی ہم بھابھی کو سلام نہیں کریں گے خالہ صاحب تایا صاحب چچا صاحب خالہ کی لڑکیاں تایا کی لڑکیاں ماموں کی لڑکیاں چچا کی لڑکیاں ان کی وجہ سے سارا اعتکاف کا نور برباد ہو جاتا ہے یہ ہمیں مشکل لگتا ہے مجھے بھی بڑا مشکل لگتا تھا ابھی یار یہ کرو یہ نہ کرو وہاں بھی اوڑھتے یہاں بھی اوڑھتے ہٹے کا پڑھتے پڑھتے کی بات ہے بڑا مشکل ہے اس لیے مولانا شاہ محمد صاحب فرماتے تھے یہ اللہ کا راستہ اصل میں محبت کا راستہ ہے یہ ہمیں مشکل لگتا ہے تنہا نہ چل سکیں گے محبت کی راہ میں ملا علی قاری احمد نے فرمایا محبت لفظ ہی ایسا ہے کہ دونوں ہوٹ ملے بغیر محبت ادا نہیں ہو سکتا کوئی قاری صاحب یہاں بیٹھے ہوئے بولے مہا یعنی دونوں ہوٹ ملائے بغیر محبت کوئی ادا کر سکتا ہے محبت کا لفظ ہی ایسا ہے مگر یہ اللہ کی محبت کی باتیں ہوئی محبت کا لفظ ہی ایسا ہے تو اللہ سے محبت جس کو ہو جاتی ہے پھر لڑکیوں کو خاطر میں نہیں لاتا وہ خاندان والوں کو خاطر میں نہیں لاتا وہ فیس بک کا اکاؤنٹ فوراً ڈیلیٹ کر دیتا ہے داڑھی فوراً بڑھا لیتا ہے چپلے فوراً کھول لیتا ہے اللہ کے عشق میں تو لوگوں نے جان دے دی پیش کرنے داڑھی کیا ہے داڑھی رکھنا تو بہت ہی آسان ہے ایک اٹھی داڑھی یہاں تھوڑی کے نیچے سے رکھنا دائیں طرف سے بائیں طرف سے رکھ لیجیے بڑھا لیجیے اس میں کیا مشکل ہے اگر اللہ تعالیٰ نے پوچھا بیٹھے میرے بندے کیا لے کر آئے یا اللہ میرے پاس کوئی عمل نہیں تھا بہت گنہ گار ہوں مگر حضور صلی اللہ علیہ وسلم جیسی شکل لے کر آئے خالد صاحب کی شعر پڑھیں گے تیرے محبوب کی یارب شباہت لے کے آیا ہوں حبیب مد اس کو تو کر دے میں صورت لے کے آیا ہوں. یا اللہ میرے پاس کوئی عمل نہیں تھا, حضور صلی اللہ علیہ وسلم جیسی شکل لے کر آیا. حضور صلی اللہ علیہ وسلم شکل بنانے میں فائدہ ہی فائدہ ہے, مزہ ہی مزہ ہے. داڑھی رکھنے سے اللہ کی محبت گاڑی ہو جاتی ہے. داڑھی رکھنے سے اللہ کی محبت گاڑی ہوتی ہے, اور داڑھی داڑھ سے ہے. یہ داڑھ ہوتی ہے داڑھیں, تو داڑھی تینوں طرف سے ایک مٹھی ہونی چاہیے. یہاں سے بھی ایک مٹھی, یہاں سے بھی, اور تھوڑی کے نیچے سے بھی ایک مٹھی ہونی چاہیے. اور ہمارے جناب حضرت مولانا شاہین کا رسد صاحب کا شعر ہے, آپ سنتے بھی رہتے ہیں, میں مجھے بڑا مزہ آتا ہے اس کو, اس حضرت والا بھی اس کو شعر کو پڑھواتے تھے کہ اگر داڑھی کے رکھ لینے سے چہرہ بدنما لگتا تو پھر داڑھی میرے سرکار کی سنت نہیں ہوتی. ایک دفعہ میرے شعر کا بیان ہوا, سارے داڑھی والے موجود تھے, اور حضرت والا پورا داڑھی پہ بیان ہوا. حضرت آپ نے داڑھی پہ کے پر بیان کرنا ہے, اس کے بعد ہی فوراً ایک نوجوان آیا کہ حضرت میں داڑھی پہ رکھ لی اور میں داڑھی مٹانے کے پیدا آیا. اصل میں یہ بات یہ ہوتی ہے, ہم لوگ یہ سمجھتے ہیں اگر ہم داڑھی رکھیں گے تو ہمارے یہ سب مزے چھوٹ جائیں گے, یہ دنیاوی مزے چھوٹ جائیں گے. ایسا ہو نہیں سکتا کہ بھائی میرے دوستوں بزرگوں کہ گناہ کر کے مزہ نہیں آتا, کچھ اور آتا ہے. گناہ کرنے سے ناپاکی آ جاتی ہے, گناہ کرنے سے اللہ تعالیٰ ناراض ہوتے ہیں, ہمیں پتہ ہی نہیں گناہ کے نقصان. گناہ کرنے سے رزق میں کمی آ جاتی ہے, گناہ کرنے سے چہرے کا نور چلے جاتا ہے, گناہ کرنے سے اللہ والے برے لگنے لگتے ہیں, گناہ کرنے سے ویڈیو فلمیں اچھی لگتی ہیں, گانے اچھے لگتے ہیں, اور تلاوت بری لگنے لگتی ہے. یہ بات دل میں مسجد میں نہیں لگتا, دل فلم ایکٹرز میں, فلم ایکٹریس میں, فیس بک یوٹیوب میں, کرکٹ میچ میں دل لگتا ہے. اتنے سارے نقصانات. اس لیے اہل اللہ کی صحبت سے یہ ہوتا ہے کہ وہ ان کا دل مجاہدات سے جلا بھنا دل ہوتا ہے, پوری جہانی انہیں فدا کرتی ہوتی ہیں. اہل اللہ کی صحبت میں اپنی جان کھلا رہے ہوتے ہیں, مٹا رہے ہوتے ہیں اپنے آپ کو. ان کی صحبت سے یہ ہوتا ہے, ان کی صحبت میں بیٹھنے سے کہ ہمیں بھی توفیق ہو جاتی ہے گناہ سے بچنے. اکیلے کوئی نہیں چل سکتا, میرے دوستوں میرے سے بہت تجربہ ہو گیا, اکیلے چلنا بہت ہی مشکل ہے اللہ کے رستے میں, اور اس قربے میں آپ اس فتنے کے زمانے میں کوئی اکیلے نہیں چل سکتا. اس لیے شیخ کا انتقال ہو جائے فوراً, جس اللہ والے سے مناسبت ہو اس کے ہاتھ میں ہاتھ دے کے ان کے پیچھے چلنا چاہیے. انعام یافتہ بندے ہیں, یہ پیری مریدی کا رستہ نہیں ہے, یہ انعام یافتہ بندے ہیں. اور یہ بولتے ہیں حضرت اسد صاحب کے جوتے اٹھا رہے ہیں, اللہ والوں کے مکھن لگا رہے ہیں, اللہ والوں کے بڑے مزے گاڑیوں میں گھوم رہے ہیں. اچھا بھائی بڑے مزے تو آپ بھی اللہ والے بن جائیں گے, اگر باقی بڑے مزے ہیں تو بن جائیں گے, باقی میں مزے آئیں گے. سر بتا, چند دن مجاہدہ کرنا پڑے گا. ظاہر سی بات ہے اللہ کا راستہ ہے, اللہ ان صلاۃ اللہ علیہ, اللہ کا سستا سودا سستا نہیں ہے, بڑا مہنگا ہے. تھوڑے دن مجاہدہ کرنا پڑے گا, جوانی مجاہدہ سے گزارا جاتا ہے. اور پھر دیکھیے اللہ تعالیٰ اگر سچے اللہ والے کے ساتھ اخلاص کے ساتھ رہ کے اس کو اپنے حالات کی اطلاع بھی کریں. بہت سے لوگ شیر کے ساتھ رہتے ہیں اطلاع نہیں کرتے, حضرت میرے اندر تکبر کا مانا سے میں چھپ چھپ کے گوشے جیسے بد نظری کرتا ہوں. گوشے جیسے کیسے کہتے ہیں, کسے کہتے ہیں, یوں چل رہا ہے اور پتہ ہے کہ وہاں بہت ساری عورتیں ہوں گی, یوں بھی دیکھ رہے ہیں, یوں بھی دیکھ رہے ہیں, یوں بھی دیکھ رہے ہیں. یہ تو یہ آنا خواہ عجیب آیات ہے. اگر یہ آیت دل میں اتر جائے نا پورا دین آ جائے. اللہ تعالیٰ آنکھوں کی خیانت ہے, خیانت اسی کو کہتے ہیں, نظر گھما گھما کے دیکھنا اور نظر اس طرح تیرچی کر کر کے دیکھنا, کالا چشمہ لا کر دیکھنا. یا علم خائنۃ الاعین وما تخفی الصدور, اور اللہ تعالیٰ دلوں کے حالوں کو بھی جاننے والا ہے, چوریاں آنکھوں کی اور سینوں کے راز جانتا ہے سب کو تو ہے بے نیاز. مدینہ شریف کے اشعار پڑھ رہا تھا, اس کو پورے کر دیتا ہوں. سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ, سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ, مدینہ مدینہ مدینہ مدینہ, بڑا لطف دیتا ہے جامع مدینہ, ہوا آزاد اختر غمِ دو جہاں سے, ہوا آزاد اختر غمِ دو جہاں سے, جو جائے دل سے غلام مدینہ, جو جائے دل سے غلام مدینہ. اسی شعر کو دوسری طرح بھی سناتا ہوں, کبھی اشعار کی محفل بھی ہو سکتی. آزاد اختر غمِ دو جہاں سے, آزاد اختر غمِ دو مدینہ شام مدینہ مبارک تجھے پیام مدینہ مدینے کی گلیوں میں ہر ایک قدم پر مدینے کی گلیوں مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ بڑا لطف دیتا ہے نام مدینہ اور آگے اڑے گی ہوا سے جو خاک مدینہ اڑے گی ہوا سے جو خاک مدینہ میں ایسے غباروں میں مستور ہوں گا اڑے گی ہوا سے جو خاک مدینہ اڑے گی ہوا مدینہ شریف کا تذکرہ ہو رہا ہے امام مالک رحمۃ اللہ فرماتے ہیں حضور صلی اللہ علیہ وسلم کے قبر مبارک جسم سے مٹی ٹچ ہو رہی ہے وہ بیت اللہ سے بھی افضل ہے لوہے کی کرسی سے بھی افضل ہے عرش اعظم سے بھی افضل ہے صرف مٹی جو حضور صلی اللہ علیہ وسلم جسم مبارک سے ٹچ ہو رہی ہے سبحان اللہ ان کے تذکرے سے کتنی رحمت پر اللہ والوں مولا علی قاری رحمۃ اللہ فرماتے ہیں اللہ والوں کی تذکروں سے رحمت برستی ہے اور حکیم الامت مجدد مدت معاشر اشرفی صاحب خانی رحمۃ اللہ فرماتے ہیں اللہ والوں کا تصور بھی آ جائے تو دل میں نور آ جاتا ہے حضور صلی اللہ علیہ وسلم کے شہر کی بات ہو رہی ہے اور عجیب شعر آگے فرماتے ہیں حضرت والا کے عجیب عجیب شعر ہے میرے شعر کے اگر یہ اہل رسومات جو چاروں طرف پھیلے ہیں گلیوں میں اگر وہ حضرت والا کے اشعار سن لیں پھر پتا چلے گا کہ واقعی حضرت کہ ہمارے حضرات بھی کتنے ہمارے حضرات بھی اس لیے عاشق رسول ہیں کہ کیسے کیسے اشعار ہیں عجیب و غریب حضرت مولانا شیخ الحدیث صاحب زکریا صاحب رحمۃ اللہ علیہ حضرت مولانا ریاض صاحب رحمۃ اللہ علیہ سارے اکابر ہمارے ناشرین سنتے بھی تھے اور پڑھواتے بھی تھے تو یہ عجیب شعر ہے فرماتے ہیں کہ ابو بکر و فاروق و عثمان و حیدر ابو بکر و فاروق و عثمان و حیدر تصور میں ہم ان کے گھر دے جب مدینہ شریف ریکارڈ کر سکتے مووی نہ بنائیں گے حضرات کو معلوم نہیں ہوگا حضرت والا فرمایا جب بیت اللہ روزہ مبارک پہلی نظر پڑے تو یہ شعر پڑھ لیا کرے عجیب شعر ہے ढूंढ दी थी गुम्बद-ए-खिज़्रा को तू अल्लाह की आंखें जो है गुम्बद-ए-खिज़्रा को ढूंढती थी ढूंढ आज शबे जुम्मा भी है और जुम्मे के दिन हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के पास उम्मत के अमाल पेश होते हैं कसरत से दुरूद शरीफ पढ़ना चाहिए आज देखिए अभी याद आ गई शबे जुम्मा है बहुत मुबारक रात है सुभान अल्लाह जुम्मे की रात भी नूरानी होती है जुम्मे का दिन भी नूरानी होता है शबे कदर भी हो उसमें सोने पे सुहागा आप हजरात की सोहबत मिल रही है एहतिकाफ वालों की जिन्होंने अल्लाह की अपने आप को वक्फ किया मैंने माशाल्लाह आसिफ साहब से भी मशवरा किया कि मेरे ससुर थे और उनके बेटे नमाज पढ़ा रहे थे तो बहुत कुछ देखिए हमारा बेटा उसको हिज करा के जवान हो जाए बड़ा हो जाए और उसको मस्जिद का मेंबर मिल जाए और आप पीछे खड़ा खुशी होगी कि नहीं होगी बताइए आप जब मैं दाखिल हुआ तनवीर साहब जब मैं दाखिल हुआ देखा कि उमर हाफिज उमर नमाज पढ़ा रहे और मेरे बीवी के भाई हैं आसिफ कुमार साहब जो है वो मेरे ससुर तो हजरत वाला के खलीफा भी तो बड़ी खुशी हुई कि बाप बेटा मुसल्ले में और बाप के पीछे खड़ा हूँ कितनी औलाद अल्लाह रब्बाना अतना दुनिया हसना की तफसीर है नेक औलाद बहुत बड़ी दौलत है अल्लाह ताला हमारी औलाद को भी नेक बनाया और जो अभी शादी शुदा नहीं है जवान आप नेक बन जाइए आप अपने अब्बू अम्मी की ठंडक आंखों की ठंडक बन जाइए नेक बनने में फायदे ही फायदा है अच्छा सिर्फ आखिरत का फायदा नहीं दुनिया का भी फायदा है मौलाना साहब हजरत साहब हर जगह इज्जत मिलती है हम लोगों को हर जगह सच बता रहा हूँ ये कुरान और जबकि मेरा सिर्फ जाहिर बना है हम इनका हजरत वाला हम लोग इस मुल्क में रहते हैं ना पुलिस वाला भी इज्जत करता है अब तो हजरत वाला इतने मशहूर हो गए दुनिया में कहीं भी चले आए टोपी पहन के अच्छा आप हजरत वाला के साथ इतने बड़े अल्लाह वाले सिर्फ टोपी पहनने से और कुर्ता पहनने से इज्जत मिल रही और असली में हमारे अंदर तक्वा आ जाए फिर कितनी इज्जत मिलेगी और इज्जत मिलेगी 100% अल्लाह का वादा है इन अकरमकुम इंदल्लाह इत्तकाकुम इज्जत वाला शख्स वो है जो तक्वा से रहता है जो अल्लाह से डरता है और डरता सिर्फ ये नहीं कि मस्जिद में डर रहा है एहतिकाफ में डर रहा है एहतिकाफ में कोई नौजवान अभी दाढ़ी बना रहा है बताइए क्यों नहीं बना इसका मतलब दाढ़ी बना देना बुरी बात है भाई अच्छी बात तो नहीं कोई शेव कोई नालायक कोई नालायक शायद कोई हो कोई शेव नहीं करता है एहतिकाफ 10 दिन क्यों नहीं करते भाई चार रात के दिन बकायदा शायद बार्बर वाले से वो क्या बाल बनाने वाले से शायद उन पे रब्ता होता हो यार मेरी जरा 10 बजे सीट रखना मैं एहतिकाफ से फारिग होकर आ रहा हूँ जल्दी से अपनी दाढ़ी साफ करवानी तो इतना नूर आ गया अच्छा कुछ लोग दाढ़ी साफ नहीं करवाते बोलते यार अभी नया नया नूर है सिर्फ मशीन चला रहा हूँ या फ्रेंच कट रख ले ये पता तो चले कि एहतिकाफ का कुछ नूर तो बाकी है नूर 100% बाकी रहना चाहिए पूरा बयान करें कामिल बयान करें वहाँ तो 12:30 बजे बयान है हजरत का हमारे अभी एक मस्जिद में चल रहा है फिर हमें 12:30 बजे वहाँ पहुँचना जब एक जगह बयान के लिए आ गए तो कामिल बयान करके जाना चाहिए पूरी बात मुकम्मल करके जाना चाहिए आज अभी तो सिर्फ अशआर ही शुरू हुए खुतबा भी नहीं पढ़ा तो जरा बर्दाश्त करनी चाहिए बर्दाश्त करने में हर्ज नहीं जब 15 घंटे का रोजा रख सकते हैं बीच में कुछ खा भी लिया है तो थोड़ी सी देर और रोजा रख लिया 1 घंटे प्यास लग रही है तो यहाँ से पानी पी लीजिएगा मैं आपको अपना पानी दे दूंगा झूठा करके आप लोगों की बरकत मिल जाएगी मुझे उसमें माशाल्लाह माशाल्लाह जज़ाकअल्लाह अल्हम्दुलिल्लाह पानी बहुत बड़ी नेमत है बहुत ज्यादा बड़ी नेमत है अल्लाह हम लोग पूरे नेमतों में डूबे हैं एक तो मुसलमान घर में पैदा ही अल्लाह फरमाते थे सुअर और कुत्ते के जिस्म में तो पैदा नहीं किया सुअर कुत्ते ने तो नहीं बनाया मुसलमान इंसान के सांचे में ढाला फिर उसमें भी मुसलमान के सांचे में ढाला फिर उसमें भी अहले हक से फिर उसमें भी आप लोगों को अल्लाह ने एहतिकाफ के लिए कबूल कर लिया कितनी बड़ी दौलत है कितने नौजवानों को सब देख रहा हूँ बिल्कुल गुच्छर में मजे उड़ा रहे हैं इस वक्त बस ईद की खुशी अभी से शुरू हो गई अरे भाई यहाँ तौबा का महीना है अभी ठीक है अभी 27वीं तक हमने तौबा नहीं की अभी तौबा कर लें रहमत के दरवाजे तो खुले हैं ठीक है मायूस होने धोने की जरूरत नहीं है अभी तौबा कर लें दरवाजे खुले हैं अल्लाह मैंने इतने वक्त में गुजार दिया अब मैं तौबा कर बूढ़े भी हजरात हैं शायद परेशान हूँ अभी तक टीवी देखना नहीं छोड़ा क्रिकेट मैच चल रहे थे पाकिस्तान के वो भी देख रहे हैं कोई कूड़ा करकट है बुजुर्गाने दीन फरमाना है कूड़ा करकट तो इट इज कूड़ा करकट यस ये बोला यस ये मौलाना साहब जो खुलासा तफसीर बयान करते हैं इंग्लिश में भी दीन फैलाया जा सकता है माशाल्लाह माशाल्लाह इंग्लिश भी अल्लाह की जबान अल्लाह की निशानी है इस पर फखर नहीं होना चाहिए उससे फखर के लिए बोल देंगे तो फिर वो सही बात नहीं फिर यहूदियों की मुशाबहत हो जाएगी हर जरा सही बात है एक्चुअली मैं उधर से गुजर रहा था तो एक्चुअली सोचा कि मैं आपसे मिलते ही जाऊँ या हैंड शेक कर लूं ये खामा खाई की बात है, खामा खाई इंग्लिश बीच में जबरदस्ती लगाना जरूरी। वो टाइप साहब बताते हैं ना एक बात के, वो एक साहब ने कहा वो उर्दू और इंग्लिश का मिक्स जब बस में बैठे तो उसने क्या कहा था, शुमाली नाजामाबाद जाना है। वो कंडक्टर समझे शुमाली नाजामाबाद क्या होता है, फिर उसने कहा नहीं नॉर्थ नाजामाबाद जाना, नॉर्थ नाजामाबाद। फिर उसको समझ में आया। तो बहरहाल माशाल्लाह क्या बात चल रही है, बातें कुछ अपने खुतबा पढ़ देता हूँ, कुछ दिन की बातें कर लेते हैं। الحمد لله وكفى والسلام على عباده الذين اصطفى، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قال الله تبارك وتعالى إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر. وقال الله تبارك وتعالى يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. وقال الله تبارك وتعالى إن أولياءه إلا المتقون. وقال الله تبارك وتعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال رسول الله صلى الله تعالى عليه وسلم يا أبا هريرة اتق المحارم تكن أعبد الناس. وقال رسول الله صلى الله تعالى عليه وسلم المرء على دين خليله فلينظر أحدكم من يخالف، أو كما قال عليه الصلاة والسلام. سورة القدر اللہ تعالیٰ نے شب قدر کی پوری آیت نازل فرمائی. تو لیلۃ القدر خیر من الف شہر، ہزار مہینوں سے بہتر ہے یہ رات. اس کو پتا ہے ان کو تکرار کر رہے ہیں، اس میں فرشتوں کرتے ہیں اور محدثین بڑے بڑے علماء مشائخ نے لکھا ہے، محدثین علماء ربانی نے، کہ جبرائیل علیہ السلام اترتے ہیں اور فرشتوں کی جماعت اترتی ہے، جھنڈے گاڑ دیتی ہے بیت اللہ میں، جھنڈے گاڑتی ہے روز مبارک پہ والے اور قبلہ سینا پہ اور بیت المقدس کے جھنڈے گاڑتے ہیں، اور ہزاروں کی جماعت جماعت کے فرشتے نکل جاتے ہیں اور جو جہاں شب قدر ہوتی ہے اسے مصافحہ کرتے ہیں معاہدہ کرتے ہیں، گلے ملتے ہیں. اور محدثین نے کہا احساس کیسے ہوتا ہے، احساس یہ ہوتا ہے کہ رونگٹے کھڑے ہو جاتے ہیں، آنکھوں سے آنسو بہنا شروع ہو جاتے ہیں، دل نرم ہو جاتا ہے شب قدر کے اندر. یہ نشانیاں علماء نے اور بہت ساری نشانیاں فرمائی. تو جو ہے ہو سکتا ہے آج شب قدر اللہ تعالیٰ بہت پیارے ہیں، اس میں حکمت رکھی ہے اللہ تعالیٰ نے کہ جو ہے چھپایا، اس کو چھپا دیا تاکہ اگر 27ویں ہوتی تو آج کوئی جاگتا بھی نہیں. اگر ہمیں پتا ہوگا کہ 23ویں کو شب قدر ہو چکی ہے، 25ویں کو ہو چکی ہے، آج کوئی نہیں جاگتا، ابھی یار ہو چکی ہے پہنچ جائے گا. اللہ تعالیٰ نے حکمت رکھی ہے اس میں کہ شاید آج ہو، اور آج شب جمعہ بھی ہے، موسم بھی بڑا کلاؤڈی ہو رہا ہے، بوندا باندی ہو رہی ہے، ایکسپریس لینے والا تو ہمیں تو بوندا باندی ہو رہی ہے، میں بوندا ہوں تو باندی کیا باندھی جو ہے باندھی اپنے سائڈ پہ رکھو، بوندا کی بات کرو ایسے کی بات فرمائیں گے حضرت والا مزہ مزاق بھی فرماتے تھے ہمارے بہرا. تو یہ بہت ہی مبارک بات ہے. اس میں جو حدیث شریف سے دعا ثابت ہے حضرت کو معلوم ہے اللہم انک عفو کریم تحب العفو فاعف عنی، حضرت والا نے بڑی عاشقانہ تشریح فرمائی، اللہم انک عفو، اے اللہ بہت زیادہ معافی دینے والے. ہر کوئی شخص کسی کی تعریف کرے آپ بہت زیادہ سخی ہیں ماشاء اللہ، اتنے پیسے والے ہیں آپ، ماشاء اللہ مدرسوں پہ خرچ کرتے ہیں، مؤذنین کی تنخواہیں بڑھا دیتے ہیں، خادموں کی تنخواہیں بڑھا دیتے ہیں، لڑکیوں کی شادیاں کرا دیتے ہیں، خوب تعریف کر رہے ہیں اس کے، اس کو کوئی مسئلہ نہیں، تو بس وہ فوراً چیک ایک لاکھ کا چیک کاٹ کے چھوڑ دے گا، یہ لو بھائی میری جان چھوڑو، یہ لو ایک لاکھ کا چیک کرو، ایسے سخی بھی ہوتے ہیں. تو پہلے اللہ نے تعریف کروائی، اللہم انک عفو، اللہ بہت زیادہ معافی دینے والے، معافی دینے والے. پھر کریم، کریم وہ ہے جو نالائکوں پہ رحم کرتے، کریم وہ ہے جس کو اپنے خزانوں کے ختم ہونے کا اندیشہ ہی نہ ہو، اور کریم وہ ہے جو بلا مانگے دے دے، ایسا کریم مولا ہے. پہلے تعریف دو، ڈبل تعریف ہے، اللہم انک عفو کریم، اللہ بہت معافی دینے آئی اور بہت زیادہ کریم ہے، نالائکوں پہ رحم فرمانے والے. پھر آگے تو بالکل آپ کو معافی دینا آپ کو بہت زیادہ پسند ہے، بہت زیادہ پسند ہے، फाफू अन्नी फा, फाफू में फा लगा है, आम इंसान भी समझ सकता है अगर उसको समझाया जाए। फा के मायने फौरन, यानी अल्लाह देर न कीजिए, फौरन माफ करवा दीजिए, मैं गुनाहों की गठरी लेकर आ गया हूँ। रमजान शरीफ 28 रमजान गफलत में गुजार दी है, आज आखिरी ताक रात है, अब मैं आपसे माफी की तलब कर रहा हूँ। तो देखिए अजीब बात है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम कयामत तक के लिए तशरीफ लाए ना, तो पता था कि उन पर कयामत में औरतें लिबास पहनी होगी, मैं गोरे पे नकी हूँ, चुस्त लिबास पहनी होंगी, लड़के लड़कियों में शामिल तैयार करेंगे, बड़े बड़े बाल रखेंगे और उल्टी सीधी दाढ़ी साफ करवाना भी औरतों की मुशावरत है, अपने गालों को चिकने बनाने की ख्वाहिश की जन्नत पूरी होगी। तो यहाँ पे क्यों पूरी करते हैं ये दाढ़ी रखे, दाढ़ी रखना वाजिब है चारों लोगों के नजदीक, तो ये कुर्बे कयामत है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम बहुत प्यारे हैं, कोई लंबी चौड़ी दुआ नहीं सिखाए, इतनी छोटी सी दुआ सिखाए शर्म कर, आम इंसान को भी याद होते हैं कि पता था कि उम्मत तेरी आगे जाके गुनाहों में मुलविस हो जाएगी, तो शब कदर में इनको माफी सिखा दो। और जिसकी माफी हो गई, जैसे माफी जैसे तकवा वाले आप सोच रहे हैं बड़े अल्लाह वाले हैं, माशाल्लाह असल वाला कितने अल्लाह वाले हैं यार, मुझे उनके फलीफा है कितने अल्लाह वाले हैं। जैसे अल्लाह वालों की फजीलत होती है ना, एक खुशखबरी सुना रहा हूँ, वैसे ही तौबा करने वाले बिल्कुल वैसे ही फेस बिलमुशाफा साइड बाय साइड चलते हैं तौबा वाले, थोड़ा सा पीछे होते हैं, थोड़ा सा तकवा वाले थोड़ा सा आगे होते हैं। तौबा वालों को भी अल्लाह अपना प्यार देता है माशाल्लाह, कहती है तौबा करने वालों को भी दिल में भोसे मिलते हैं। अल्लामे लादी नादीदा सब भोसा रहती है, मन से गोया रूह से लज्जत कशी, अल्लाह आपके होंठ नजर नहीं आते मगर आप जो रूह पे और दिल पे भोसे अदा फरमाते हैं, क्या मतलब है। अजलबे नादीना सब भोसा रसीद, मन से गोया रूह से लज्जत कशी, और मेरी रूह जो अल्लाह के भोसे महसूस करती है उसको कोई दुनिया वाला क्या जान सकता है। बहरहाल मफहूम बता रहा हूँ, तो बता रहा हूँ कि जैसे हम बोलते हैं बड़े तकवा वाले हैं, बड़े अल्लाह ताला मेरे शेख हजरत शेख सानी और अभी हजरत शेख फिरोज अब्दुल्ला मेहमान साहब ने, और मेरे शेख सानी हजरत सैयद शेख जमील मीर साहब रहमतुल्लाह ने, और मेरे शेख अव्वल हजरत वाला शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह ने एक ही नसीहत फरमाई थी, बड़ी मुझे इससे बड़ा फायदा हुआ। और परसों ही मेरे शेख फरमा रहे थे, हम समझते थे बस इमाम साहब आलिम साहब ये दाढ़ी वाले अल्लाह वाले हो सकते हैं, हम लोग तो नहीं बन सकते भाई, हम लोग तो बस ऐसी जिंदगी गुजारे नहीं, अल्लाह ने तौबा का रास्ता खुला हुआ है, और जब तक मौत का दरवाजा नहीं आ जाता और जब तक सूरज मगरिब से नहीं निकलता, जब तक तौबा का दरवाजा खुला हुआ है दोस्तों, तो उसके मायूस होने की बिल्कुल जरूरत नहीं, बिल्कुल जरूरत नहीं है, अल्लाह ताला बहुत रहीम है बहुत करीम है। और जैसे तकवा वाले अल्लाह के महबूब होते हैं, वैसे ही तौबा करने वाला भी अल्लाह का महबूब होता है इंशाअल्लाह। और महबूब सिर्फ अल्लाह ताला गुनाह नहीं माफ करते, उसके अल्लाह ताला की ऐसी बात है उसको महबूब भी बना देते हैं इंशाअल्लाह। युहिब्बुत तवाबी, अल्लाह ताला तौबा करने वालों से मोहब्बत फरमाते हैं। बताइए मेरे शेख अजीब बात फरमा रहे थे परसों, एक अजीब बात आपने भी सुनी कि अगर कोई जो है जमादार हो, यहाँ जमादार झाड़ू लगाने वाला हो, गटर का साफ करने वाला हो, और बादशाह सऊदी अरब का बादशाह ऐलान करते हैं कि मुझे जमादार से मोहब्बत है, तो जमादार का हार्ट फेल हो जाएगा कि नहीं हो जाएगा, बताइए आप। तो अल्लाह ताला ऐलान कर रहा है, हम जैसे आंखों के जानियों के लिए जानी वालों के लिए, कानों के जानी वालों, कानों से लंबी लंबी बातें करते हैं उनकी बहेज करा के लड़कियों से, जबान के भोसा देते हैं आराम लड़कों को और लड़कियों को, और ये हाथों से चैटिंग करते हैं, हाथों से जवानी बर्बाद करते हैं, और ये पैर जो है गुनाह की तरफ जाते हैं। हम जैसे गुनाहगारों को अल्लाह ताला फरमाए अगर हम तौबा कर लें, सिर्फ एक छोटा सा काम करना है यार मेरे दोस्तों बुजुर्गों, छोटा सा काम तौबा भी नहीं कर सकते क्या? मेरे शेख में मानते थे गुनाह ही छूटते तौबा तो कर लें, फिर क्या होगा, अल्लाह ताला सिर्फ माफ नहीं करेंगे गुनहगार को, ये नहीं बस चलो माफ कर दिया, जाओ मुझे कुछ शक्ल भी दिखाना, चले आओ जिना कर तो निकलो यहाँ से, नहीं अल्लाह ताला बल्कि उसको महबूब बना लें, अपना प्यार अदा फरमा सकते हैं। अब फजल वाला का शेर सुनिए, अभी याद आ रहा है, बहुत प्यारा है, जब से कोई शख्स नजर बचाते हैं और एक नजर भी खराब नहीं करता, अल्लाह ताला उसके दिल को प्यार करते हैं, और कैसा प्यार करते हैं, हजरत वाला का शेर सुनिए, मेरे हसरत सदा दिल पर उन्हें यूं प्यार आता है, मेरे हसरत सदा दिल पर उन्हें यूं प्यार आता है कि जैसे चूम ले माचिस मिनम से अपने बच्चे को, जैसे चूम ले माचिस मिनम से अपने बच्चे को, जैसे बच्चे को मैंने मेरी भी छोटी बच्ची माँ अपने बच्चे को चुनती है कितना उसको प्यार देती है और पैर पर लैटरिन कर देता है वो बच्चा या बच्ची पेशाब पखाना कर देता है उसको उससे तो डांट लगाती है तो क्या दूर रखती है उसको जल्दी पौधी दिलाती है पैंपर बनाती है फिर उसको खुशबू जॉनसन बेबी का पाउडर लगाती है पैसे इतने हैं नहीं माँ कर्जा लेके जॉनसन का पाउडर लेना जरूरी है जरा वो जो पाउडर लगाती है उसको फिर माशाल्लाह फिर वो प्यार करती है वो सा लगाती है प्यार सीने से लगा लेती है इसी तरह हम लोग मेरे शेख अजीब बात करवाए थे परसों मैंने बड़ी गौर से सुनी इसको मैंने डायरी में लिखी है डायरी रखनी चाहिए पहिए जो इल्म बिल किताब इल्म को अपने किताब में जो है मुकय्यद कर लेना चाहिए उलमा मशायख की बातों को नोट करने से बड़ा फायदा होता है कि अल्लाह ताला क्या ऐसा होता है खुद ब खुद वो बातें जबान पे जारी होती हैं ये आपको ख्याल रखें इसमें डायरी रखनी चाहिए और उसमें दीन की बातों को नोट करने चाहिए अल्लाह वाले अपने गुलाम हिदायत के खिलाफ होते हैं अल्लाह ताला उस जमाने के लिहाज से उनकी बात उनके दिलों पे अजीब अजीब बातें नाजिल कर रहे होते हैं और वो इल्हाम फरमा रहे होते हैं जो लोगों के दिलों को फेर देती है एकदम से उनके दिल नरम हो जाते हैं अल्लाह वालों की सोहबत में हजरत वाला फरमाते थे और भी हजरत शेख फरमाए थे हमारे हजरात ने कभी किसी गुनहगार से नफरत नहीं की कभी किसी को जानी शराबी से अभी मैं देख रहा हूँ हजरत वाला का दिल क्योंकि अभी नौजवानों का दिल बड़ा नरम हुआ होता है पैंट शर्ट टाइट पहन के और बिल्कुल लड़के को छेड़ छाड़ के फिर आ जाते हैं 27वीं शब्द को हजरत वाला के पास थोड़ी देर बैठ जाए अल्लाह वालों के पास यार पूरी जिंदगी अपना भी गुजार के थोड़ी 27वीं शब्द को तो बैठ जाओ कुछ बयान कहा सुन लो देखिए मौलाना साहब क्या कह रहे हैं अगर सच्चे अल्लाह वालों से मिल लेना क्वालिटी वालों से तो बाकी मैं बता रहा हूँ कि हाँ हमारा दिल बदल जाएगा अब ये शेर सुनिए हवाओं से वाला दिल बदल दे मेरा वफ़लत में डूबा दिल बदल दे गुनाहगारी में कब तक उम्र काटूं गुनाहगारी में कब तक उम्र काटूं बदल दे दिल का रास्ता दिल बदल दे तेरा हो जाऊं इतनी आरज़ू है तेरा हो जाऊं इतनी आरज़ू है बस इतनी है तमन्ना दिल बदल दे मैं वहलत बिना मखमूर कर दे अल्लाह अपनी मोहब्बत की शराब पिला दे और मखमूर कर दे शराबी जब शराब पीता है ना उसकी आंखों से बच जाता है उसके जो है चार ढाल से बच जाता है कि शराबी इसी तरह जो अल्लाह की मोहब्बत में नशे में मस्त होते हैं उनकी आंखें बताती हैं उनका चेहरा बताता है तेरा चेहरा बताता है कि तेरे दिल में मौला है तेरा रोज होती रखा तुम्हें से बेहतरीन लोग हों जिनको देख के अल्लाह याद आता है और ऐसा अल्लाह ताला कर देते हैं हदीस में आता है अल्लाह सातों आसमानों जमीनों में कहीं भी समा सकते हैं मोमिन के छोटे से दिल में आ रहे हैं और हम सब के दिल में आ सकते हैं अल्लाह सिर्फ ये करना होगा कि हराम ख्वाहिशात का खून करना होगा ये जरा मुश्किल है हजरत अल्लाह हमारे शुगर कोटेड डीप पेश करते थे जाहिर सी बात है हराम तमन्नाओं का खून करना आसान नहीं नर्स की चीख निकल जाती है जब मैं उसका गला दबाता हूँ ताहिर साहब का शेर नर्स की चीख निकल जाती है जब मैं उसका गला दबाता हूँ वो बड़ा आहा करता है मैं खड़ा उस पे मुस्कुराता हूँ उसकी चीख निकल गई हम मुस्कुरा रहे और एक बात और बताओ नजर बचा के खुशियां मनानी चाहिए टेंशन नहीं लेनी चाहिए नजर बचा के या अल्लाह का शुक्र है अल्लाह आपने नजर बचाई तौफीक दी अब मुझे दिल में हलावत ईमानी महसूस हो रही है हदीस में आता है अल्लाह के खौफ से इस नजरों को बचाया अल्लाह ताला उसके दिल को ईमान की हलावत से भर दे आज से हम इरादा कर ले कम अज कम बूढ़े भी जो बैठे हुए जवान हो बूढ़े हो बच्चे हो जो भी छोटे छोटे बच्चे 5 साल का बच्चा वो मुझसे कहने लगा कि मैं लड़कियों में नहीं जाऊंगा मैंने शर्म आती है बताए और हम बुढ़े बुढ़े लोग ना महरम औरतों में घुसे घुसे चले जाते हैं जरूरी है औरतों में घुसना जरूरी है मर्दों में रहिए आप लेडीज में क्यों घुसते हैं आपको लेडीज तो नहीं बनाया लेडास बनाया ये बच्चे भी हंस रहे हैं छोटा बच्चा क्योंकि सोहबत में आता है हमारे शेर तो 5 साल का बच्चा बोलता है मैं मस्तूरात में नहीं जाऊंगा मुझे शर्म 5 साल आजकल के 7 साल में लड़कों को मस्ती सूझ रही होती है गंदी हिंदी हरकतें कर रहे होते हैं तो देखिए सोहबत बहुत बड़ी नेमत है दोस्तों, बस सोहबत के लिए कुछ बयान ही नहीं कर सकते हम लोग सोहबत में। ये मजा तो वो है कि चख के देखना पड़ेगा, कभी करीब आके देखें, अपने दिल को बदगुमानी से खाली करें, दुनिया की जरा मसरूफियात को कम करके सोहबत में कुछ वक्त लगाएं अहलुल्लाह के पास, फिर पता चलेगा इनके पास क्या दौलत है। हम समझते हैं एक लाख रुपए हैं, दस लाख रुपए, ये क्या कब्र में जाने के बाद ये काम आएंगे? ठीक है, अगर इसको मस्जिद पे लगा दिए, मदरसे पे, अल्लाह वालों पे, नेक दोस्तों पे, अपने बीवी बच्चों पे खर्च के काम आएंगे, मसला नहीं है, पैसे बुरी चीज नहीं है। मैं आपको बताने का मसला ये है कि हम इसमें नशे में धूते हैं, पैसे में, बंगले में, गाड़ी में, बच्चों की शादी करानी है, कैंसर हो गया, वो हो गया, ये सब ठीक है, होता है दुनिया में, मगर अहलुल्लाह में भी ये वक्त गुजरता है, उनके बच्चों को भी अल्लाह ना करे बीमार हो जाते हैं, वो खुद बीमार हो जाते हैं, फारिग गिर जाता है, मगर उनका दिल वक्त प्रूफ रहता है, उनके दिल में गम नहीं घुसता है, ऊपर ऊपर रहता है उनके दिल में। फिर हाई लेवल की बातें हो जाए, अभी मैं लो लेवल की बातें करना चाहता हूँ, बयान करो पब्लिक वाला बयान करो, आपके सामने पब्लिक बैठी है, ओलावाणी बैठी, समझे माशाल्लाह, लो लेवल का बयान करना चाहिए, ऐसे पब्लिक बैठी थी बेचारे टीवी भी छोड़ के यहाँ के आगे बैठे हुए दीन की बातें सुनने के लिए, बड़ा मुजाहिदा है टीवी छोड़ना, अरे क्या मुजाहिदा है, हिम्मत कर ले, सहाबा कराम ने जाने पेश कर दी, टीवी नहीं छोड़ सकते आगे, छोड़ने के लिए तैयार ही नहीं है, और सब यही बोलते हैं, मुझे मैं भी पहले ही बोलता था मौली हसन, ओनली वन आंसर मौली हसन, ऐसे बिल्कुल यूं बन जाते हैं, और दुनिया के मामले वो यहां से टावर तक भी जाएंगे नौकरी करने, अगर नूरियाबाद में जॉब होगी, बल्कि हैदराबाद वाले कराची आते हैं, चार पांच दिन वहां जॉब करते हैं, फिर बेगम को यहाँ छोड़ा हुआ कराची में, जुम्मे के टुल्ला मार के यहाँ आ जाते हैं, जुम्मे की आधी छुट्टी लेके हफ्ता जुम्मा हफ्ता बाद बेगम के साथ हुआ, वो हैदराबाद जाना आसान है जॉब के लिए, और मस्जिद के लिए फजर के लिए मस्जिद में आना मुश्किल लगता है, थोड़ा फुर्सत ना निकालूंगी, फुर्सत ना मिलेगी, अहलुल्लाह की सोहबत के लिए वक्त निकालना पड़ेगा हमें, वरना हम यूं चले आए, अहलुल्लाह चले गए कमा के चले, हम लोग भी अल्लाह वाले, मैं यकीन दिला रहा हूँ कि हम सब अल्हम्दुलिल्लाह अल्लाह वाले बन सकते, आधे अल्लाह वाले तो हैं, ईमान तो हम सबके पास है, बहुत से लोग ने अल्लाह वाले कहा हम भी तो अल्लाह वाले हैं, मैं हाँ अल्लाह वाले हैं और आधे तकवा अख्तियार करेंगे तो पूरे हो जाएंगे, जब आंखों की हिफाजत, अखलाक अच्छे होंगे, दिल में तकब्बुर भी ना हो, तकब्बुर जिसके अंदर राई के बराबर होगा जन्नत की खुशबू भी नहीं पा सकता, ये बड़ा खतरनाक मर्ज है, सबसे आखिर में तकब्बुर निकलता है, इसकी मैं आज मैं बड़ी फिक्र कर रहा हूँ, पिछले बयान में बताया भी था, मैं आज भी किताब पढ़ने का इरादा था, मैंने कहा नहीं चलो आज ऐसी बातें करते हैं, एहतिकाद वालों की बातों में बड़ा मजा आता माशाल्लाह, यही बातें नबी सल्लल्लाहु अलैहि वसल्लम बातें फरमाते थे साहब इकराम से, और इन बातों से मजलिसों को भी ज्यादा फायदा होता है, अगर कोई उनके जाने लगे उससे बदगुमानी नहीं करनी चाहिए, हो सकता है बैतुल खला जाना पड़े, बहुत से लोग फरमाते थे कहाँ जा रहे हो, बैतुल खला जा रहा हूँ, फरमाते हैं खाला को मेरा सलाम भी कहना, एक साथ तो सीरियस हो रहा है, मतलब मैं खाला के नहीं जा रहा, मैं तो खाला जा रहा हूँ, अरे खाला को मेरा सलाम कहना, ऐसे मजा मुफ्ती आशी राय साहब रहमतुल्लाह फरमाते थे इज़ा हसई का फकत फसई फसई का, हंसना चाहिए, हंसने की बात पे हंस देना चाहिए भाई, मुस्कुराओ अगर जिंदगी चाहिए, माशाल्लाह माशाल्लाह, तो क्या बात चल रही, ठंडा बयान है ना, ज्यादा गर्म तो माशाल्लाह, उम्मीद हाँ तौबा की बात चल रही है कि जैसे तकवा वाले अल्लाह के महबूब होते हैं, तौबा वाले भी अल्लाह ताला की सिर्फ माफ़ ही करते हैं, अल्लाह तौबा करें, और तौबा कैसे करनी है ये नहीं कि टीवी देख रहे हैं मौलाना साहब ऐसा नहीं है, देखो सही क्या फांसी का जमाना, देखो तो सही तो नहीं देखेंगे ना हम लोग भी देखना शुरू कर देते हैं, यानी खुद भी देख रहे हैं मौलाना को भी दिखवा रहे हैं, मौलाना साहब देखिए क्रिकेट मैच में कैसी फाइशा और स्टेडियम में कैसी नंगी औरतें बैठी, और हजरत वाला मेरे शेख इस वक्त मौजूद फरमा रहे थे ये कैमरे मैन की खसूसियत होती है, खसूसियत नहीं इसको तो गंदगी और गिलाजियत कहेंगे, गिलाजत पना कहेंगे कि वो क्रिकेट मैच के साथ साथ फिर वो जो औरतें होती हैं उन पर भी नजर रखते हैं, जो स्टेडियम के अंदर गंदी गंदी औरतें आती हैं और हम दाढ़ी वाले लोग उन औरतों को भी देख रहे होते हैं, और नमकी लड़के लड़कियां नाच रहे हैं यहूदी की पाकिस्तानी लड़कियां कोक कोला के एड में वो भी देख रहे हैं, इसलिए क्रिकेट मैच हैरान में देख नहीं हजरत लाइव है, लाइव लाइव के साथ जो लाइव औरतें भी आ रही हर ओवर पे, हर ओवर पे कौन टीवी बंद करता है मुझे बताइए, इतने लाखों लोग पैसे लोगों को मिलते हैं, इसलिए इन सब चीजों से तौबा करनी चाहिए, ये भी कोई जिंदगी जैसे अभी आयत पढ़ी फाइन ना लहू माई शतम गन का, जो मेरी याद से एराज करेगा उसकी जिंदगी तलब कर दी जाएगी, मौलाना शाह मोहम्मद अहमद साहब का शेर है, ओह कितना है तारीख गुनहगार का आलम, वो जितना एक गुनहगार का आलम बड़ा तारीख अंधेरे वाला होता है। बहरहाल ट्यूब लाइट लाइट जनरेटर जला सकते हैं और तौबा कर लेंगे तो इंशाल्लाह हमारा दिल जो है जगमग जगमग करने लगेगा। हाँ, तौबा से सब गुना माफ हो जाते हैं, माफ नहीं होते, अल्लाह ताला महबूब भी बना लेते हैं। और एक खुशखबरी और सुनिए, उसकी बुराइयों को अल्लाह ताला 100% नेकियों से तब्दील कर देते हैं। जिना शराब बदतमीजी माँ बाप से जो की थी उसे माफी मांगनी पड़ेगी, और जितने कमीनापन किए हमने फेसबुक के अकाउंट खोले थे डिलीट भी करना पड़ेगा, उसको बंद करना पड़ेगा। उसका तरीका इनसे पूछ लें फेसबुक का अकाउंट कैसे बंद होता है, खड़े हो यूनिवर्सिटी में इंजीनियर बन रहा है, मगर एक लड़की को उठा के नहीं देख पाते, और लेडी टीचर को नहीं देखता है, माशाल्लाह कहते हैं माशाल्लाह। जब ये कर सकते हैं तो हमें कराची की छोटी मोटी लड़कियों से बचना क्या मुश्किल है। लाहौर की लड़कियां और फेसबुक की लड़कियां, ये फेसबुक की लड़कियां खुद ही जाते हैं, खुद ही डब्ल्यू लिखा ना भाई, ये तो हमारे अख्तियार में है। अल्लाह ताला ने पूरा अख्तियार दिया है, चाहो तो फेसबुक पे चले जाओ, चाहो तो उसको छोड़ के मस्जिद में आके अल्लाह वालों से मुलाकात कर लो। पूरा अख्तियार दिया अल्लाह ताला ने कि चाहे तो हम लोग गंदी हरकतें कर लें, चाहे तो अच्छी हरकतें कर लें, चाहे तो नेकियां कर लें, चाहे तो गुड डीड्स कर लें, चाहे तो बैड सिंस कर लें, अल्लाह की नाफा पूरा अख्तियार दिया है। कोई शख्स ये ना बोले कि मुझे अख्तियार नहीं है हजरत, मैं क्या करूं, मेरे शेख के पास आते हैं हजरत मैं इतना मजबूर होता हूँ, जब शहवत चढ़ती है इतना मजबूर होता हूँ, कोई ऐसा वजीफा बताइए, ये खबीस गुना छूटता ही नहीं, हाथों से जवानी बर्बाद हाथों से जवानी बर्बाद करने का गुना कैसे छूटेगा, हिम्मत से छूटेगा। मेरे शेख ने फरमाया जैसे कोई कत्ल करने आ जाए हमें कोई के आसमानी कर्दम उड़ा दिया, कैसे भागेंगे उस वक्त, उस वक्त कहां से हिम्मत आ जाती, तो जब शहवत का शदीद तकाजा हो रहा हो उस वक्त हिम्मत करके उसको रोकना, ये मर्दाना आवाज में उस पर हमला करना है, उस वक्त जायज काम में मशहूर हो जाएगी। आलू छीनना शुरू कर दें, किचन में जाए आलू निकाले आलू छीनना शुरू करें। जब इंसान जायज कामों में मशहूर होगा ना इंशाल्लाह ये शहवत के तकाजे परेशान नहीं करेंगे। ये परेशानी इसलिए करते हैं कि अकेले बैठे हैं और हमारी तन्हाइयां, इस वक्त तन्हाइयां नौजवानों की जहर है, जहर कतल कर देंगी उनके, उन्होंने मतलब ये है कि वो उनको मरवा देंगे, गुनाहों में मुलविस करवा देंगे। इसलिए नेक दोस्तों में रहे, माँ बाप के अंदर भी बच्चों के अंदर अपने आप को मशहूर रखिए। मेरी बात का गौर से सुनिएगा, मुझे ऐसे ही बोल रहा हूँ, हजरवाला की अंदुला सोबत उठा के फिर आए उनकी दुआएं लेकर आ, बड़ी कीमती बात है। चुटकले बता रहा हूँ छोटे छोटे, अल्लाह वालों की सोबत ऐसी प्यारी होती है, ऐसे चुटकले छोटे छोटे बता देते हैं जिससे इतने बड़े बड़े गुनाह छोड़ना आसान हो जाते हैं। छोटा सा चुटकला है, जब शहवत का तकाजा हो अकेले मत रहो, बस इतना आसान सा चुटकला। अब हजरत 3 बजे में क्या करूँ, 3 बजे दिल चाह रहा है शहवत का तकाजा और क्या करूँ, तो उसका यही कि जायज काम में और दिलचस्प काम में मशहूर हो जाए, जायज और दिलचस्प काम में मशहूर हो जाए, किचन जाके या बाइक उठाए या कॉर्नेटो खाकर आ जाए, 24 आवर्स की कोई मार्केट खुली हो आइसक्रीम खाकर आ जाए, बाहर से जाए वजू करे, वजू की जरूरत नहीं, मुसल्ला बिछाए सजदे में सर दे दिया, वजू की जरूरत है, सजदे की जरूरत नहीं, मुफ्ती साहब बैठे हैं सर, या अल्लाह मुझे बहुत शहवत का तकाजा हो रहा है, आप मुझे मदद फरमाइए, सजदे में तो सर सकते हैं ना, या अल्लाह मदद फरमा, रोए अल्लाह ताला तो हर जगह मौजूद है। जो करता है तू छुप के अहले जहां से, जो करता है तू छुप के अहले जहां से, कोई जो करता है तू छुप के अहले जहां से, कोई देखता है तुझे आसमां से, अरे अकलमंदों तुम आशिक नहीं हो, जो तुम होते आशिक तो होते दीवाने, अल्लाह रसूल के दीवाने होंगे, दीवानों के साथ रहिए फिर देखिए कैसा मजा है, बहुत मजा आता है। उन्होंने अपनी जाने लुटा दी, जाने कैसे लुटाई, अपनी हराम ख्वाहिशात का खून कर दिया, नफ्स से खुदरा कुछ जहाने जिंदा हो, अपने नफ्स की हराम ख्वाहिशात को कुचल दो, एक जहान हमसे जिंदा हो जाए, वो जहां से गुजर के बोलेंगे कोई अल्लाह वाला जा रहा है, वो ये कबाब हमारा मुसलमान कर दिया, इस कबाब ने मुझे मुसलमान कर दिया। मैं सच बता रहा हूँ दोस्तों, हराम ख्वाहिशात का खून करके देखिए, आप खुद दिल में नूर महसूस करेंगे। माशाल्लाह माशाल्लाह। اللہ تعالیٰ لوگوں کے دلوں میں محبوبیت ڈال دیں گے. ان الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا, جو نیک عمل کرتا ہے اللہ تعالیٰ پورے سب مخلوق کے دل میں اسی محبت ڈالتا ہے. اور جو گناہوں سے بچتا ہے, نیک عمل کا مطلب یہ بھی ہے گناہ سے بچتا ہو, صالح عمل کا مطلب صرف یہی کہ تسبیح گھماتا ہو. دیکھیے ایک شخص تسبیح گھما رہا ہے ساتھ ساتھ لڑکوں کو دیکھ رہا ہے, اس کو کہا جائے گا نیک آدمی, اس کو کہا جائے گا نہیں بھائی, تسبیح گھمانے کے ساتھ نظر جھکائے گا, اب یہ ماشاء اللہ یہ اللہ والا ہے ایکچولی, ہاں اٹ از یہ جو ہے اصلی گھی ہے. باقی اکثر سویا سپریم یا میزان آ گئے آج کل, اور کون کون سے ہی تیل آ رہا ہے, اصلی اللہ والا وہی ہے. حضرت والا فرماتے ہیں دیکھنا ہو کتنا بڑا اللہ والا ہے, اس کی نظر کی حفاظت دیکھو اور اس کے غصے کو ضبط کرنا دیکھو, اخلاق دیکھو اس کے, صبر کر کے پتہ چلے گا کہ اپنے نفس پہ پہلوان وہ شخص ہے جو غصے کے وقت غصے کو پی جائے. یہ تھوڑی بڈوں پہ غصہ کر رہے ہیں, جوان ہیں اپنی باڈی بلڈنگ دکھا رہے ہیں, ماں باپ پہ غصہ کر رہے ہیں, بیوی پہ غصہ کر رہے ہیں. اکمل مومن ہو جس کے اخلاق اچھے ہیں, اس میں بہترین مومن جو اپنی بیوی کے ساتھ اچھا ہے, ذرا سی عبادت کر لیتے ہیں. ہم لوگ عبادت جیسے اعتکاف والے نا, عبادت کی تکبر آیا, ایسا ہو نہیں سکتا کہ نہ آئے, دکھاوا آیا, بیان کیا تکبر آیا, چلے لگائے تکبر آیا, عالم بن گئے, حافظ بن گئے, قاری بن گئے, نماز پڑھانی تکبر آیا. مگر صرف وہی بچے رہتے ہیں جو اللہ والوں کی صحبت سے, انہیں ورنہ ہمیں پتہ ہی نہیں چلتا. تکبر کہتے کسے, سن لیجیے, اچھا لباس, جیسے میں انسٹاگرام لوگ گئے, انہوں نے کہا صحابہ کرام تو یہ کرف والا لباس نہیں پہنا کرتے. عجیب عجیب لوگ اعتراض کرتے ہیں, ارے بھائی امام حنیفہ رحمۃ اللہ روزانہ نیا جوڑا پہنتے تھے, مگر امام حنیفہ تھے تو تکبر. آپ کو حدیث شریف سے بتا رہا ہوں, حضور صلی اللہ علیہ وسلم کی بات سنا دیتا ہوں. حدیث شریف میں آتا ہے اچھا کپڑا اچھا جوتا پہننا تکبر نہیں. ایک صحابی نے مجھے رسول اللہ اچھا جوتا اچھا کپڑا پہننا تکبر ہے, فرمایا نہیں, ان اللہ جمیل اور یحب الجمال, اللہ تعالیٰ جمیل ہے اور جمال کو خوبصورتی تو پسند فرماتے ہیں. یہ تکبر کے دو جز ہیں, بدر الحق و فنت الناس, حق بات کو قبول نہ کرنا اور کسی بھی انسان کو حقیر سمجھنا. یعنی بیان کرنے والا جس کے داڑھی نہیں اس کو حقیر سمجھ رہا ہے, تو یہ بیان کرنے والے کے اندر تکبر بھرا ہوا ہے, میرے اندر تکبر بھرا ہوا ہے. یہ بہت سینسیٹیو اور بہت حساس معاملہ ہے, تکبر نکل نہیں سکتا. بم ڈسپوزل اسکویڈ ہوتے ہیں بم کو ہٹانے والے, اسی طرح تکبر ڈسپوزل اسکویڈ ہی اللہ والے ہوتے ہیں. ان کی ڈانٹ سے, ان کی صحبت سے, ان کے سامنے اپنے آپ کو مٹانے سے تکبر نکلتا ہے, نکل ہی نہیں سکتا. بڑے بڑے علماء نے تکبر نکلوایا, مفتی تقی اسماعیل صاحب نے اپنے تشریف لے گئے, اور ان کے جو والد صاحب تھے مفتی شفیع صاحب رحمۃ اللہ علیہ, دونوں اپنے بیٹوں کو مفتی رفیع اسماعیل صاحب, مفتی تقی اسماعیل صاحب شیخ الاسلام صاحب دامہ قدم عالیہ کو, اور جان بوجھ کے غیر عالم ڈاکٹر عبد البھی عارفی رحمۃ اللہ سے بیعت کروایا. کیا بات ہے, تاکہ ان کا نفس مٹے. نفس مٹانا کوئی آسان تھوڑی, آج کل سارے اللہ والے ہوتے ہیں. جس کے جس پیا جس کو چاہے سوتا دیے جگائے, جس کے دل اچھے والے ہونے والے ہوتے ہیں نا, اسی کو اللہ والوں سے محبت ہوتی ہے, اسی کو شوق ہوتا ہے کہ یار اللہ والوں قریب جا کے بیٹھے, ان سے کچھ دولت حاصل کر لیں. یہ دنیا تو چند روزہ ہے نا بھائی, کہ 70 سال 60 سال یا بلکہ آج کل تو 25 سال میں موت آ رہی ہے, موت تو کبھی بھی آ سکتی ہے. اچھا بہت سے لوگ بوڑھے ہو جاتے ہیں, مایوس ہو جاتے ہیں, یار ہم نے جوانی ویسے ہی مطلب بھی گزار دی. بھگوان فرماتے ہیں مایوس ہونے کی ضرورت نہیں, ابھی بھی موقع ہے, اہل اللہ موجود ہیں, ان کے قریب جائیں, بوڑھے ہونے کے بعد جائیں. حضرت والا کے پاس ایک صاحب آتے ہیں میرے شیخ کے پاس, حضرت سید حضرت شاہ فیروز عبداللہ محمد صاحب دامہ قدم عالیہ, 80 سال کی ان کی عمر ہے, ان کی بیوی شاید انتقال کرنی ہے, بہت بیمار ہیں, یا غالباً انتقال کرنا ہے, مر رہے ہیں, انتقال کا ماہین کی بیوی صاحبہ, اب وہ بغیر بیوی کے ہیں, 80 سال کے ہیں, ڈپریشن کے شکار ہیں. تو جب وہ قریب آتے ہیں تو اللہ والا فرماتے ہیں دوسری شادی کرو, ہنسی آ رہی تھی, اس عمر میں 80 سال کی انہوں نے دوسری شادی کی بات کر رہے ہیں, 80 سال کی, وہ بوڑھے ہیں اور وہ ہنستے تھے. تو ہمارے حضرات ہنسا ہنسا کے دین سکھاتے ہیں ماشاء اللہ, اس زمانے میں ایسے ہی دین پھیلے گا, کیونکہ لوگ جو ہیں داڑھی والوں سے دور ہو رہے ہیں, میڈیا داڑھی والوں کے خلاف چل رہا ہے, ہر کوئی داڑھی والوں کے خلاف. یہودیوں کی چال ہی یہ کہ داڑھی والوں سے, علماء سے, مدرسوں سے, سچے اللہ والوں سے دور ہو جائیں. اور پھر ہمارے حضرات دیکھیے کتنے محبت سے دین پھیلا رہے ہیں اس زمانے میں, بہت حساس معاملہ ہے اس زمانے میں, سختی نہیں کرنی. جو لوگ دیندار ہیں اپنے بچوں پہ سختی نہ کرے, ان کو سینے سے لگا کے رکھیں, بھلے وہ سگریٹ پی رہا ہے, بھلے وہ آوارہ گردی کر رہا ہے, کبھی گلے سے لگا کے دیکھیں, خوش ہو جائے گا بچہ کہ ماشاء اللہ ابا دیکھو ماشاء اللہ میں تو سگریٹ پیتا ہوں, آوارہ گرد دوستوں میں بیٹھتا ہوں, میرے ابو دیندار اللہ عمل چالو ہو, پھر بھی میرے گلے سے لگا رہا ہے, خوش ہو جائے گا بچہ کہ میرے ابو مجھے حقیر نہیں سمجھتے. حقیر کیا سمجھیں گے, کسی کا کوئی عمل بھی اللہ کے قبول ہو سکتا ہے؟ جسے بیچنے والی عورت نے کتے کو پانی پلا دیا, اپنا دوپٹہ اتار کے موزے سے باندھا, کنویں میں ڈالا, پانی پلا دیا, اس کی مغفرت ہو گئی؟ جسے بیچتی تھی زانیہ اور اس کو اس کی مغفرت ہو گئی. اس کو ایک خلق اللہ کو پسند آ گیا. اس کا مطلب یہ ہے کہ زنا کوئی اچھا عمل نہ ہو, زنا تو بہت خبیص ترین عمل ہے, اللہ کو بہت ناپسندیدہ یہ عمل ہے. اس لیے فرما دیا زنا عین النظر, زنا ہے آنکھوں کا نظر بازی. زنا ہوتے ہی جب بدنظری ہوئی جب بھی تو منہ کالا ہوا. اس لیے پہلی سیڑھی پہ پابندی لگا دی. نفس پہ ہم لوگ بھروسہ نہ کریں کہ ہمارے چلے لگے ہوئے ہیں, ہم بیان کرتے ہیں, مذہب والے خلیفہ ہیں, ہم حضرت کی مجلس سے بیٹھنے والے ہیں. کوئی بھروسہ نہیں کرنا, بھروسہ کچھ نہیں اس نفس سے ہمارہ کا. اے زاہد اے عبادت کرنے والے, فرشتہ بھی ہو جائے نا رونے سے فرشتہ رکھتا ہے. ابھی جیسے آپ کو عبادت کر رہے ہیں, میں بھی مردہ زندہ سمٹا حضرت والا کی صحبت سے کبھی کبھار آتا ہوں نا پیر دبا کے بہت قریب رہ کے, ایسا رہتا ہے کہ میں بالکل فرشتہ ہو گیا. میں سچ بتا رہا ہوں, کبھی کبھی ایسے لمحات آتے ہیں ملتظم چمٹ کے روزہ مبارک سے خوب روئے, خوب 27 سے خوب خوب روئے, یار اتنا اچھا دل ٹھنڈا ٹھنڈا ہو گیا, خوب خوب اور دل بالکل ہلکا ہو گیا. لگتا ہے نا ایسا میں تو آپ سمجھتے ہیں فرشتے ہو. اب زیادہ حساس, اب زیادہ احتیاط سے رہنے کی ضرورت ہے. بھروسہ کچھ نہیں اس نفس سے ہمارا کا اے زاہد, فرشتہ بھی ہو جائے تو اس سے بدگمان رہنا. نفس کا اسدہ دلا دے کبھی مرا نہیں, غافل ادھر ہوا نہیں ادھر اس نے ڈسا نہیں. اسدہ بیٹھ جاتا ہے, میں نے خود دیکھا ہے زو میں جا کے, میں نے دیکھا تھا اسدہ بالکل ایسا بیٹھا تھا جیسے مر گیا ہے. میں ایک دم سے بھری گیا ہوں یوں دل چل گیا ماشاء اللہ ماشاء اللہ. اس لیے تو یہ اتنی دین مشکل ہے. حضرت والا کے شیخ فرماتے ہیں ہمارے دادا شیخ حکیم اختر, یوں تو اللہ کا راستہ بڑا مشکل ہے, مگر جب کسی اللہ والے کا ہاتھ ہاتھ میں آتا ہے دین پہ چلنا نہ صرف آسان بلکہ لذیذ ہو جاتا ہے. میں بھی تھوڑا سا چلنا میں نے شروع کیا, مجھے اتنا مزہ آ رہا ہے یہ ان سے مجھے مزہ آ رہا ہے, جبکہ یہ لڑکیوں سے بچ رہا ہے. لڑکیوں سے بچنا بڑا خون میں تمنا کام ہوتا ہے, مگر مزہ آ رہا ہے کہ نہیں آ رہا. اس میں مزہ ہے دین پہ چلنا. یہ لوگوں نے خامہ خواہ مشکل بنا لیا ہے. صحبت میں آ کے دیکھے صحابہ کرام کیا مزے آئے ہوں گے, اور ہم لوگوں کے اتنے محفانے کے ہم لوگ محروم شخص ہیں, صرف اللہ والوں کے قریب جانے والے ہیں ہم لوگ, صرف ابھی صحبت یافتہ رہے, صرف فیض یافتہ بھی نہیں ہوئے, ہمیں اتنا مزہ آ رہا ہے. تو جو سچے ہوئے صحبت میں سچے ہوتے ہوں گے ان کو کتنا مزہ آ رہا ہے, ہم بھی مزہ حاصل کر سکتے ہیں. بالکل مایوس ہونے کی ضرورت نہیں ہے. آپ کو مایوسی سے میں چاہ رہا ہوں کہ ہم نکل رہے ہیں. بہت سے لوگ گناہ کر کے اپنے گناہ کو بالکل سر پہ سوار کر لیتے ہیں, اور حضرت میرے اتنے گناہ ہیں بالکل بہت گنہ گار. حضرت اللہ تو آپ کی سنتا ہے, ہماری کہاں سنے گا. ارے بھائی حدیث میں مولا رومی احمد فرماتے ہیں جو گنہ گار ہوتا ہے اپنے گناہوں پر عرش اعظم بھیجا جاتا ہے, گناہ عرش ہلا دیتا ہے جو گنہ گار ہوتا ہے گناہوں پر. گنہگاروں کا آہ و نالا کرنا اللہ تعالیٰ کا سبحان اللہ کرنے والا زیادہ پسند ہے. بس ایک شخص ہے سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ میں کہ اللہ کی تعریف ہے. ایک شخص یہ پڑھ رہا ہے اور ایک شخص یہاں مسجد میں کنارے بیٹھا ہوں سبحان اللہ پڑھ رہا ہے, اور ایک شخص یا اللہ معاف کر دے یا اللہ معاف کر دے رو رہا ہے. اللہ تعالیٰ کو یہ بندہ زیادہ پسند ہے سبحان اللہ ماشاء اللہ. کہہ رہی ہے ایک اللہ کی تعریف کر رہا ہے اور ایک رو رہا ہے. اللہ تعالیٰ کو گنہ گاروں کو آہ و نالا آنسو نکلنا یہ زیادہ پسند ہے. لعین المذنبین آپ سمجھ میں آئی, کیونکہ پبلک والوں کو پبلک کے حساب سے سمجھانا پڑتا ہے. حدیث تو سنا دی گئی لعین المذنبین گنہ گاروں کا آہ و نالا کرنا. احب الیہ حبیب بھی نہیں احب گڈ بھی نہیں بیسٹ دی بیسٹ وہ بہت زیادہ اللہ تعالیٰ کو پسند ہے جو اپنے گناہوں پہ روتا ہے معافی مانگ لیتا ہے. اللہ تعالیٰ کو اس کی آہوں زائی آنکھوں سے یہ اصل میں میرے شیخ فرماتے تھے یہ آنسو ہوتے ہیں, یہ جگر کا خون ہوتا ہے جو آنکھوں سے چلک پڑتا ہے. حضرت والا کے بارے میں طائف صاحب کا ایک شعر ہے, عجیب شعر نہیں حضرت والا کا شعر ہے, اس پہ طائف صاحب نے کڑی لگائی ہے, چلک پڑا حضرت والا کا شعر ہے عجیب, سنیے گا. چھلک پڑا میری آنکھوں سے میرا خون جگر, چھلک پڑا میری آنکھوں سے میرا خون جگر, ہر ایک قلب پہ میں دیکھتا ہوں جس کا اثر, ہر ایک قلب پہ میں دیکھتا ہوں جس کا اثر. ایک اور شعر سنیے طائف صاحب کا بہت آسان شعر, ان پر برتے رہنا ہے और फिर करते रहना है, उन पर मचते रहना है और फिर करते रहना है, यानी डरते रहना है फिर भी मरते रहना है, उन पर मरते रहना है और फिर डरते रहना है, यानी डरते रहना है फिर भी मरते रहना है, यानी इबादत करके अकड़ना नहीं है, चिल्ले लगा के अकड़ना नहीं है, बयान करके अकड़ना नहीं है, बल्कि और जगाव पैदा होता है इनके पता नहीं कबूल है कि नहीं, ये फिर कबूलियत की निशानी होती है। और फिर आगे सुनिए, जब गुनाह हो जाए तो क्या करना है, टाइप साहब का शेर सुनिए, कोई गुनाह हो जाए अगर, कोई गुनाह हो जाए अगर, तौबा करते रहना है, तौबा करते रहना है, उन पर मरते रहना है और फिर डरते रहना है, यानी डरते रहना है फिर भी मरते रहना है, नफ्स को देकर बहलावा, नफ्स को देकर बहलावा, रोज मुखरते रहना है, रोज मुखरते रहना है, नफ्स को देकर बहलावा, रोज मुखरते रहना है। मतलब नफ्स ये कहेगा, यार बदनजरी कर लो, इतने तुम्हें एतिकाफ में बैठे, इतने चिल्ले लगा, इतने बयान किए, कोई मसला नहीं, कोई देखेंगे ना, बदनजरी कर लो फिर माफी मांग लेंगे, ये है ना। मैं नफ्स से कहेंगे, नहीं यार, अगर बदनजरी कर ली, उसी वक्त मौत आ गई, उसी वक्त लड़की पे दिल आ गया और मेरा ईमान भी चला गया, फिर मैं क्या करूंगा। नफ्स को बहलावा, नफ्स को देकर बहलावा, रोज मुखरते रहना, ये नहीं कि बस अपने नेक इबादत पे नाज करना है, नाज के लिए नहीं होती इबादत, अल्लाह की इबादत का हक कौन अदा कर सकता है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, मां अरफना का हक का मारिफत है, ए अल्लाह आपकी इबादत मारिफत का हक मुझसे अदा नहीं हो सकता, मां अबदना का हक का इबादत है, आपकी इबादत का हक मुझसे अदा नहीं हो सकता। मफहूम बता रहा हूँ, जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम नहीं कर सकते तो हम लोग कैसे कर सकते हैं। मगर ये कि इबादत छोड़नी नहीं, फर्ज वाजिब सुन्नत मौकेदा एहतमाम के साथ अमल करना। मूंछों के बारे में मसला बता देता हूँ ताकि अमल कर लेना चाहिए भाई, मुसलमानों उठो बहरे अमल तैयार हो जाओ, नहीं ये वक्त गफलत का, बस अब बेदार हो जाओ। मौलाना यूसुफ पटेल साहब रहमतुल्लाह बहुत दर्द से शेर करते थे, मुसलमानों उठो बहरे अमल तैयार हो जाओ, नहीं ये वक्त गफलत का, बस अब बेदार हो जाओ। मूंछों का मसला है, जो लंबी लंबी मूंछे रखते हैं ना, बड़ी बड़ी मूंछे, यहाँ किनारा छुप रहा है, ये किनारा छुप रहा है। हदीस शरीफ में आता है, जो लंबी लंबी मूंछे रखेगा मेरी शफात से महरूम रहेगा, हौज़े कौसर पर नहीं आने दिया जाएगा, मुनकर नकी सख्त अदाब लेंगे, कब्र में दर्द ना अदा होगा। इसलिए मूंछे मेरी तरह बिल्कुल साफ करवा ली जाए, इससे बीवियां भी खुश हो जाएगी। इतनी दफा बताया, अब कोई मूंछे रखता है तो अपनी खैर मना ले, मूंछे रखने का शौक है। फर्स्ट डिवीजन तो ये कि साफ कर ले, दूसरी डिवीजन ये कि किनारा खोल ले। शफात औलिया का तरफ आखिर कहलाता है, ये वाइटनेस जो होती है के ऊपर ये पूरी रहनी चाहिए, मगर ये कौन देखता है। देखिए शफात चाहिए कि नहीं चाहिए, सीधी सीधी बात है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, बिल्कुल सही हदीस है, शरह मुअत्ता इमाम मालिक जिल्द नंबर 14 में शेखुल हदीस ने नकल फरमाई है। इसलिए कैंची मशीन आती है 900 रुपए की, उससे सस्ती 400 रुपए वाली भी आती है, वरना कैंची ले लीजिए, कैंची से यूं करके बिल्कुल बारीक कर ले के दूर से मुंडी हुई नजर आया। अब्दुल्ला इब्न उमर रजी अल्लाह अन्हु की मूछें इतनी बारीक थी, दूर से मुंडी हुई नजर आती, मूछों में इज्जत नहीं है, तकवा के अंदर इज्जत। सीधी सीधी बात है, शफात चाहिए ही नहीं, ये शख्स यानी गोया ऐलान कर रहा है कि या रसूलल्लाह मुझे शफात नहीं चाहिए, बस मुझे अपनी मूछें अजीज हैं। शफात के उम्मीदवार हैं हम लोग, इसलिए बिल्कुल साफ कर लें, वरना किनारा खोल के रखें, अगर किनारा यहाँ पे आ गया तो लंबी मूछों के हुक्म में हो जाएगा। माशाल्लाह माशाल्लाह, मैं सब खत्म करने पे आ रहा हूँ, नहीं आप तो नहीं कह रहे और मुझे बताते बैठे हैं, इंशाल्लाह खत्म करता हूँ थोड़ी देर में। नजर की बात की बात किस बारे में बात चल रही थी, कुछ याद है? तौबा की बात जी, जज़ाकअल्लाह। हाँ, तौबा जो है चार शर्तों से तौबा होती है। पहली शर्त ये है, हम लोग सब देख लें, मैं भी देखूँ हमारे अंदर कौन से गुनाह पाए जाते हैं। पहली शर्त ये है, यखला अनिल मासिया, उस गुनाह से अलग हो जाए, फेसबुक से अलग हो जाए, दाढ़ी मुंडाने से अलग हो जाए, गैर शरी तकरीबात में शिरकत ना करे, झूठ से अलग हो जाए, गीबत से अलग हो जाए, माँ बाप को सताने से तौबा कर ले, उस गुनाह से अलग हो जाए। दूसरा, अयदम अलिया दिल में नदामत हो, यहाँ इतने बड़े रब्बा को नाराज किया। तीसरा, अयाजिमन अयाजिमा अजमन جازمن اللہ یعودہ الیہ ابدا, پاکا ارادہ کرے یار اس گناہ کو کر کبھی نہیں کروں گا. شیطان وسوسہ ڈالے گا ابے یار تو وہی گناہ کرے گا. سو چوہے کھا کر بلی حج کو چلتی ہے, وہاں دوبارہ واپس سو چوہوں کی طرف آ جاتی ہے, تو وہی گناہ کرے گا. تو شیطان کو بول دو ٹھیک ہے یار میں دوبارہ گناہ کر لوں گا, میں دوبارہ توبہ بھی کر لوں گا. وہ کیا شعر ہے, ابے گناہ کے بچے مجھے کیوں ستا رہا ہے, یاد ہے کسی تو اس لیے مایوس ہونے کی بالکل ضرورت نہیں ہے. اللہ تعالیٰ بہت پیارے ہیں, بہت کریم. اللہ تعالیٰ بڑے بڑے لوگوں کو اللہ تعالیٰ زانیوں شرابیوں کو بخش دیا. میرے سامنے اتنے لوگ آئے حضرت والا سے, میرے شیخ سے بیعت ہوئے اور ایسے تو بالکل گنہگار تھے, اب بہت رش کے اولیاء بنے. طائف صاحب کا شعر بھی ہے, فساق کو شاق کے الفاظ دلائے. فساق کہتے ہیں کبیرہ گناہ کرنے والا. پہلے اس کو لوگ ماں بہن کی گالی دیتے تھے, اب اس کو لوگ بولے حضرت صاحب, مولانا صاحب, صوفی صاحب. یہ ہوتا ہے, اس کے لقب ہی بدل جاتے ہیں, نیک القابات ملنا شروع ہو جاتے ہیں. کتنی بڑی بات ہے, عزت چاہیے نا اللہ والے بندے. اچھا رزق چاہیے, رزق میں برکت چاہیے. ورزق ہوں گے حیث لا یحتسب, یہ تقویٰ سے رہے گا. اللہ اس کو ایسی جگہ سے رزق دے گا جہاں سے گمان بھی نہیں ہوا. یہ اللہ کا وعدہ سچا ہے, ہمارا تقویٰ جھوٹا ہے. اگر ہم 100% تقویٰ سے رہیں, صبر سے رہیں, اللہ کا رستہ صبر سے طے ہوتا ہے. ذرا ذرا سی بات پہ شکایت نہ کریں. میں داڑھی بھی رکھ لی, اللہ والوں سے بیعت بھی ہو گیا, پھر بھی یہ مصیبت ہے ہاری. ضرور کوئی نہ کوئی مسئلہ ہے, کہیں نہ کہیں گڑبڑ چل رہی ہے ضرور. وہ شیخ کو بتا نہیں رہا, کہیں نماز قضا ہو رہی ہے, کہیں بیوی کی پٹائی ہو رہی ہے, کہیں تکبر دل میں گھسا ہوا ہے. یہ باطن کا گناہ ہے جو نظر نہیں آتا. تکبر جیسے ظاہری گناہ چھوڑنا ضروری ہے, باطن کے گناہ چھوڑنا بھی ضروری ہے, فرض ہے. تکبر سے نجات پانا یہ بھی فرض ہے, غصے کو چھوڑنا بھی ضروری ہے, اور یہ موبائل کی تصویریں بھی چھوڑنا ضروری ہے. اللہ کی نافرمانی ہے تو اس پکا ارادہ کرے. اور چوتھا یہ فرماتے تھے, اگر وضو خانے سے سوئٹزرلینڈ کی واٹر پروف گھڑی چڑھائیے تو اس کو واپس ادا کرے. یا جوانی میں پہلے صبح مارکیٹ سے چیزیں چرائی تھی تو ذرا مفتی صاحب سے مشورہ کر لیں, جو چیزیں چوری کی تھی اس کو کیسے توبہ کیا جائے, اس کی توبہ کیسے ہو, جو نمازیں قضا کی اس کو کیسے لوٹایا جائے. مشکل نہیں ہے, بڑا مزہ ہے دین پہ چلنے, اس کو کوئی بتا نہیں سکتا, بہت ہی مزہ ہے. فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, جو عمل صالح کرے گا مرد یا عورت, اللہ تعالیٰ اس کو ضرور میں ضرور مزیدار زندگی عطا فرمائے گا. اف کتنا ہے تاریخ گنہ گار کا عالم. دوسرا شعر رہ گیا تھا, انوار سے معمور ہے ابرار کا عالم. ابرار بندے, نیک بندے, سبحان اللہ, ان کا دل اور چہرہ, ان کی چال, ان کے اخلاق سب نور میں ڈوبے ہوئے ہوتے ہیں. نور والوں سے نور ملتا ہے, دل کا سرور ملتا ہے, ماشاءاللہ, سبحان اللہ. اور ایک اور شعر سناتا ہوں, یہ میں خانے سے مراد یہاں اللہ کی محبت کا شراب, جہاں اللہ کی محبت مفت میں تقسیم ہوتی. تو انیس الہبادی کامل الہبادی کا شعر ہے کہ میں خانے میں میں کش آتے نہیں, میں خانے میں لائے جاتے ہیں, میں خانے میں میں کش آتے نہیں, میں خانے میں لائے جاتے ہیں, خود نہیں بنتے دیوانے, دیوانے بنائے جاتے ہیں. دوری میں حضوری کی لذت ہونے لگی, حاصل کیا کہیے, ہم ذکر تھوڑا سا کریں زیادہ ہی, ورنہ پھر پتا چلا سر میں درد شروع ہو. اس لیے ذکر اتنا شیخ سے پوچھ کے کرنا چاہیے. اگر کسی کا کوئی شیخ نہیں ہے, بہت سے حضرات ہوں گے جو بیعت نہیں, بھلے بیعت نہ ہو کوئی مسئلہ نہیں, مشیر بنا لیں, مشورہ کر لیں کہ حضرت میں اتنا ذکر کرتا ہوں, میری صحت اتنی صحیح ہے کہ نہیں, ان کو بتائیں کہ حضرت میں 6 گھنٹے نیند نہیں ہو رہی, مجھے چڑچڑا پر میرے اندر ہے, ڈپریشن کا مریض ہوں اور اتنی ساری ڈیوٹی مجھے کرنی ہوتی ہے, اور اس کے باوجود میں تصدیق گھمانا ہوں, میں ذہن پہ بوجھ اور محسوس ہوتا ہے, نیند پوری نہیں ہو رہی, پھر حضرت فرمائیں کہ ذکر کم کر دو. अगर बैत होने में शर्म आती है मुशीर जरूर बना लेना चाहिए, मशवरा जरूर कर लेना चाहिए। जो अल्लाह वाले इनकी सोहबत में बैठे वाले उनसे मशवरा जरूर करना चाहिए। बगैर मशवरे के जीने में कोई जीना है? अल्लाह वालों की मशवरे के बगैर जो जिएगा ना वो नफ्स परस्ती करता रहेगा। जहाँ मीठी मीठी बातें होंगी अपना लेगा, जहाँ कड़ी नजर बचाने की बात कितनी कड़ी है, कौन बचाता है नजर बताइए आप? इल्ला माशाल्लाह ही वो नजर बचाने वाला होता है। यह शरीफ पर्दा कौन करता है? ईद के दिन अच्छे अच्छे दीनदार बल्कि हजरत वाला खानकाह से तल रखने वाले भी फेल हो जाते और वो शरीफ पर्दा नहीं करते। भाभी आ गई बैठे हुए वहां पे मिस गैदरिंग, अरे भाभी आ गई आप उनको खुद चले नए शेख फरमाते वहां क्यों चुस्ती दिखाते हैं, चुस्ती दिखानी चाहिए। और वहां से भाभी आ गई आपके कमरे, आप दूसरे कमरे में चले गए। खाला की लड़की के कमरे में आ गई दूसरे कमरे में खुद उठ के चले गए, नहीं तुम यहाँ से चले आओ, तुम यहाँ से चले आओ, बातें भी हो रही भाई खुद उठ के चले। ये नफ्स की चालाकी है। अगर हसीन खुद आ जाए मेरे साथ मुंह काला करो तो हम क्या बोले, जाओ जाओ खुद वहां से भाग जाएंगे। ये तरीका है फिर अम्मा से वल्ला वहां से भागना पड़ेगा। वो आपके लिए जमाना आ गया ये जान मुझ के खाला की लड़कियां ताया की इन्ना लिल्लाहि वा इन्ना इलैहि राजिऊन, ताया की लड़कियां खाला की लड़कियां चचा की लड़कियां ये जान मुझ के हमारे करीब खुशूस दाढ़ी वालों के ज्यादा करीब आती है। ये जरा इसके तकवा को हम आजमाते हैं, एहतिकाफ से आया ना बड़ा नूर वाला मालूम हो रहा है। खाला की लड़की माशाल्लाह भाई साहब अहमद नहीं तुम्हारे चेहरे में बड़ा नूर आ गया माशाल्लाह, कितनी प्यारी लड़की है दाढ़ी, कितनी प्यारी लड़की है, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। देखो दाढ़ी साफ नहीं करवाना, खाला की लड़की से बातें हो इनकी चालाकी है, इसलिए जो है इससे बहुत होशियार रहना चाहिए। कम अज कम हम सब लोग शरीफ पढ़ने का इरादा करें, जब औरतों ने छोड़ दिया तो हम लोग तो शरीफ पढ़ने का इरादा करें कि ईद की रात को और ईद के दिन। जहाँ शाहीन का असर साहब फरमा रहे थे कि एहतिकाफ में लेब बढ़ते तो बहुत सारे हैं, उसके बाद कोई शक्ल भी नहीं दिखा, कोई इल्ला माशाल्लाह ही, कोई अगर किसको चोट लग गई तो लग गई वरना कोई शक्ल भी नहीं दिखाते हैं। और इसलिए शक्ल दिखाने ना दिखाने की वजह सिर्फ एक ही होती है, पता क्या होती है? ये मुंह पे ना मारे, ये तो किसी को लाइट है मुंह पे इधर उधर कर दीजिए, मुंह पे मारना जो है वो किसी को किसी मुसलमान को जरा बराबर तकलीफ देना जायज है। ये मैं सिर्फ बता रहा हूँ, मौसम मुंह पे लाइटें मार रहे होते हैं तो मुंह पे ना मारे, ऊपर वगैरह नहीं कर सकते। और तो मैं ऐसा कर रहा हूँ, क्या बात बता रहा हूँ, एहतिकाफ के बाद जो लोग बेचारे नौजवान बैठते हैं, अक्सर पूरी मस्जिदें भरी है पाकिस्तान कराची हैदराबाद लाहौर और हरम शरीफ में मदीना शरीफ, बहुत से नौजवान बैठे हैं माशाल्लाह, वो आते क्यों नहीं है, मायूस हो जाते हैं। अबे यार चांद रात को मैंने मुंह काला कर लिया, किया भी चांद रात, शैतान नस की सबसे बड़ी, क्योंकि इब्लीस आजाद हो जाता है अभी सरकश शैतान कैद कर दिया जाता है, सबसे ज्यादा शैतान ये एहतिकाफ से उठने वालों पे हमला करता है। सबसे ज्यादा जो हरम शरीफ से एहतिकाफ करके आते हैं, हज करके आते हैं, चिल्ला लगा के आते हैं, इसी तरह हम जैसे लोग कमजोर लोग बयान करते हैं, हम पे सबसे ज्यादा हमले होते हैं। दाढ़ी वालों में जो दीन के शोबों से जुड़े हैं उन पे ज्यादा हमले करता है शैतान, यार इसको दूर करो मस्जिद से। सबसे पहला काम वही करता है मस्जिद से अल्लाह वालों से दूर कर देता है। अब वो दूर होगी, आप जहां चाहे क्लब जाए जिना के अड्डों पर जाए सिनेमा हाउस जाके बैठे, कहां मस्जिद कहां सिना के अड्डे और कहां सिनेमा हाउस, मायूस हो जाता है। अच्छा भाई ठीक है तुमने चार रात को गुनाह कर लिया, अब ईद के दिन में तीनों दिन ईद के गुनाह में गुजार दिए, अब तो तौबा कर लो, अब दोबारा मायूसी छोड़ देता है। छोड़ो यार कौन जाए, मैं क्या मुंह लेके जाऊंगा, मैंने दाढ़ी साफ करा दी एहतिकाफ में, तो मेरे असर साहब के सामने इरादा किया दाढ़ी रखूंगा, अब मैंने तौबा मैंने दाढ़ी साफ करा दी क्योंकि मैं लड़की के पीछे पागल हो गया। आगे बताइए, एक बात मैं खास बता रहा हूँ दोस्तों, अल्हम्दुलिल्लाह बहुत ही खास बता रहा हूँ कि देखिए जनाब अगर अल्लाह वालों से अल्हम्दुलिल्लाह अल्लाह वालों से हम इसलिए बैठते हो कि हम पूरे अल्लाह वाले बन के नूरानी चेहरा लेके आए, बल्कि उनके पास आते हैं हजरत देखिए मैं दाढ़ी साफ करा के आ गया हूँ, हजरत में जिना करके आ गया, शराब पी के आ गया, आपके पास बैत बोल रहा है, मस्जिद में एहतिकाफ भी किया था, मैंने बयान भी किए मगर अब मैं बिल्कुल वीक हो गया, ईमान मेरा कमजोर हो गया, हजरत को इलाज करवाइए। बहुत सारे दूर भागना चाहिए, दूर नहीं भागना चाहिए और नहीं पाना चाहिए, अल्लाह वाले कभी गुनेगार से नफरत नहीं करते। और मैं सब बता रहा हूँ जो दीन की समझ वाले लोग होते हैं नफरत नहीं करते और उसको मायूसी से निजात दिलाएंगे, इंशाल्लाह उसे डांटेंगे भी नहीं, बस इतना कहते हैं। अबे यार तो कहाँ आया था, मस्जिद में बैठता था, एहतिकाफ में आता था, माशाल्लाह मेरे करीब आता था, फिर तू कहाँ चला गया, बस उनको हैरानी होती है। इसलिए कभी भी अल्लाह पर छोड़ना नहीं चाहिए, मेरे शेख नमाते सबसे बड़ा गुना अल्लाह वालों से बेवफाई, कभी भी इनको नहीं छोड़ना चाहिए, ऐसे प्यारे लोग हैं, ये क्या नफरत करेंगे किसी से। हजरत सामने आप लोग नमाते अरे हमारे बखेड़े अफोद मेरे बखेड़े कम है, मैं दूसरों को बखेड़े लेके बैठ जाए, इसलिए کبھی بھی مایوس نہ ہو اعتکاف سے نکلنے کے بعد. اللہ نہ کرے ویسے تو بچنا ہے جان لگا کر, گناہ ہو جائے دنیا کے چکروں میں ہم پھنس جائیں, کبھی بھی اپنے شیخ کو یا نیک مجالس کو, مسجد کو, تبلیغی جماعتوں کو, اللہ والوں کو, ان کی مجلسوں کو نہیں چھوڑنا چاہیے. ان کے پاس آنے حضرت معافی چاہتا ہوں, میں گناہ میں پڑھیا تھا, میں نے گندی فلم دیکھ لی عید کی رات کو, عید کے دن میں نے لڑکیوں سے باتیں کی, خوب سگریٹیں پیں ہیں, ساری کثر نکالی اور خوب گناہ کیے, ساری فلمیں دیکھی جو نئی نئی آئی تھی. مگر حضرت ہم نے دوبارہ آگے اپنے ہوش آ گیا, میں مجھے اسی میں مزہ آ رہا تھا, اس میں تو میں نے بے چینی پائی, پریشانی پائی, بے سکونی پائی. حضرت میں واپس توبہ کرنا چاہتا ہوں, میں دوبارہ توبہ کرا رہا ہوں. حضرت میں کہہ رہے ہیں مایوس ہونے کی ضرورت نہیں. حضرت والا کا شعر ہے, وہ در میں خانہ تو کھلتا ہے آج بھی, پیمانہ رحمت تو چھلکتا ہے آج بھی, جو مست ہوا سا مرشد کامل کی نظر سے, سو بار بھی گر کر کے سنبھلتا ہے آج بھی. اور فارس صاحب کا شعر ہے, جو ناکام ہوتا تو عاشق نہ چھوڑے, یہ رشتہ محبت تمائم ہی رکھے, جو سو بار ٹوٹے تو سو بار جوڑے, جو ناکام ہوتا رہے عمر بھر بھی, جو ناکام ہوتا رہے عمر بھر بھی, بہر کوشش تو عاشق نہ چھوڑے, یہ رشتہ محبت کمائی نہیں رکھے, جو سو بار ٹوٹے تو سو بار جوڑے. سارے سب فرماتے ہیں, نہ چت کر سکے نہ سکے پیروا کو, تو یوں ہاتھ پاؤں بھی جت کر سکے نفس کے پہلوا کو, تو یوں ہاتھ پاؤں بھی پیلے نہ ڈالے, ارے اس سے کشتی تو ہے عمر بھر کی, کبھی وہ دبالے کبھی تو دبالے. اس سے کشتی تو عمر بھر کی ہے, نفس سے کشتی عمر بھر کی. اس کو دوبارہ چاہیے سنیے, دوسری طرح سناتا ہوں. محبت کمائی نہیں رکھے, جو سو بار ٹوٹے تو سو بار جوڑے, اور نہ چت کر سکے نفس کے پہلے ماں کو, تو یوں ہاتھ پاؤں بھی ڈھیلے نہ ڈالے, ارے اس سے کشتی تو ہے عمر بھر کی, کبھی وہ کبھی تو دبا لے. تو ہی دبا لے, تو اللہ والا جڑا رہتا ہے, جو ذکر کرتا رہتا ہے, جو صحبت میں آتا رہتا ہے, واقعی میں ان شاء اللہ نفس کی خواہشات سے غالب ہو جائے گا اور اللہ اس کو اپنا ولی اور دوست بنا لے. مایوس میں نے کیا, آج مایوسی سے بچنے کا بیان ہو رہا ہے. ابھی بھی کچھ مایوس ہو جائے احتکاب کے بعد اللہ والا کو چھوڑ دے تو ان کے بدو شخص نالائک شخص. مایوسی تو ہے ہی نہیں اللہ کے رستے, ہم گناہ کرتے مایوس ہو کے ذہن پہ اپنے گناہوں کو سوار کر لیتے. میرے شیخ فرماتے تھے کہ اگر آسمان اور زمین گناہوں سے بھر جائے پورا ہمارے, اور پھر ہم تو توبہ کر لیں, سب گناہ بالکل معاف ہو جاتے. اور فرماتے تھے کراچی کے 20 کروڑ عوام کا شاید اسلام آباد میں آیا تھا, پہلے تو 1 کروڑ تھی, اب شاید 20 کروڑ ہو گئی. وہ ان کا پیشاب پخانہ سمندر میں گرتا ہے, ایک موج آتی ہے سارے پیشاب پخانے کو لے جاتی ہے, اس میں مفتی اعظم نہا لے تو وہ غسل ہو جائے گا اس کو. تو اللہ تعالیٰ کی رحمت بہت زیادہ ہے, ہمارے گناہ تو محدود ہیں, لمیٹیڈ ہیں, اور اللہ تعالیٰ کی ذات غیر محدود, اس کی رحمت غیر محدود, ان لمیٹیڈ, انفائنائٹ. ہمارے گناہ تو چند ہیں, تھوڑے سے ہیں. اور ایک بات اور, ہمارے گناہوں سے ہمیں ہی نقصان پہنچتا ہے, اللہ تعالیٰ کی خدائی میں کوئی فرق نہیں آتا. ساری مخلوق گناہ کرے, اللہ کی خدائی میں کوئی فرق نہیں آیا, ہمیں نقصان پہنچا, ہم ہی بے چین ہوئے, دوزخ کا راستہ ہم نے خود ہی اختیار کیا. یہ مانا گناہوں میں مجرمانہ, مگر اس پالنے والے سے یہ کیسی بغاوت ہے مگر اس پالنے والے سے یہ کیسی بغاوت ہے ذرا سی دیر کی لذت ہمیشہ کی ندا اللہ ماشاء اللہ ماشاء اللہ بہت ساری باتیں آ رہی ہیں مگر آپ بس بریک لگاؤں گا اور زبردست والا بریک لگاؤں گا دعا بھی کرنی ہے آپ تصویر کے ساتھ سب پڑھ رہے ہیں اچھا بزرگوں میں طریقہ نہیں ہے کہ جب بیان ہو تسبیح کے ساتھ ساتھ گھومتی رہے مجھ سے بڑا اگر آپ اے شیخ اگر آپ شمس الدین تبریزی ہیں تو میں بھی حاجی امداد اللہ حاجی مکی ماشاء اللہ بڑا اچھا کلاس آ گیا اسٹائلش ماشاء اللہ دیکھیے ایک بات بتا رہا ہوں مجاہدہ حضرت والا نے کی عزت ہم جیسے نالائکوں کو ملتی مجھ جیسے نالائکوں اللہ والے مجاہدہ کرتے اور اتنے میں سچ بتا رہا ہوں اگر ہم اللہ والے بن جائیں نا اس کا ایک فائدہ اور ہے سات پش تک دس نسلوں تک رحمتیں برستی ہیں ماشاء اللہ سو فیصد اللہ والے بن جائیں دس پشتوں تک رحمتیں برساتے ہیں اللہ تعالیٰ یعنی جو دیوار گر رہی تھی یتیم بچوں کی اللہ تعالیٰ نے اس نے یہ گرنے دی کہ وہ ان کا ساتواں باپ اللہ والا ساتواں باپ اللہ والا تھا وہ ساتویں کچھ تک رحمتیں برستی ہیں بتائیے کتنے سارے فائدے ہیں اور اللہ والا بننا کوئی مشکل بھی نہیں بس گناہ چھوڑ دیا اللہ والے بننے کوئی یہ نہیں کہ ایک ٹانگ پہ کھڑے ہو کے اللہ ہو کے نعرے مارنے پڑیں گے یہ سمندر میں جانا پڑے گا یہ بہت لمبے چوڑے وظیفے اور مراقبات میں جانا پڑے گا نہیں بجلی چمک رہی ہے ٹائم صاحب کا اس میں شیئر بھی ہے جب بادل گر گر آئے تب آپ بہت یاد آئے جب آپ نے بھی برسائے تب آپ بہت یاد آئے جب دل سے نکلی آئے تب خواجہ صاحب کا شعر اکثر دوستوں کو سناتا ہوں جب بھی گھٹا آتی ہے اور تو خواجہ صاحب نے حضرت حضور صاحب کے سرخوں کے بارے میں شعر کہا تھا وہ میں آپ کو سنا رہا ہوں گھٹا ہو ٹھیک ہے تو بھی کھول بس کیجیے بس کیجیے نہیں کہ پیو اور پیو اور پیو ساقی اور پلا اور پلا اور پلا میں اللہ والے میں اور شراب محبت پلا میں اپنے شیخ سے اکثر عرض کرتا تھا میں اللہ والے ان کا غلام ہوں اتنا خادم ان کے قدموں کی خاک بھی نہیں ہوں سبحان اللہ وہ سنا ہے خان خانوں میں محبت کے میں خانے دیا کرتا ہے ساقی عاشقوں کو جام پیمانے ساقی پلا دے جام بھر بھر کے ساقی پلا دے

اللہ کے گیسٹ ایک اور شعر سنیے، آپ سب حضرات یہ شعر پڑھ سکتے ہیں کہ میری زندگی کا حاصل، میری زیست کا اللہ کی محبت میں بہت مزہ ہے، بہت مزہ ہے، بہت مزہ ہے کہ اس کو بیان ہی نہیں کر سکتا۔ جو محبت والے ہیں ان کے پاس آ کے بیٹھے پھر مزہ آئے گا۔ حضرت والا کا شعر یاد آ گیا، اس میں بہت سارے شعر ہیں، ایسی وہ بھری شعر ہی پورا آواز ہوتے ہیں۔ فرماتے ہیں کہ درے راز شریعت کھولتی ہے، زبان عشق جب کچھ بولتی ہے، کہاں پاؤ گے صدر بازواں میں، نگاہ جو غم ہے دل کے حاشیہ میں، مگر بتاؤں میں ملے گی یہ جہاں سے، یہ ملتی ہے خدا کے عاشقوں سے، دعاؤں سے اور ان کی صحبتوں سے، دعاؤں سے اور ان کی صحبت دل میں جمالِ شمس کا نورِ تار کا نلزت پوچھ پھر ذکرِ خدا کی حلاوت نامِ پاکِ کبریا کی مگر اور بس کافی ہے ماشاء اللہ ماشاء اللہ اللہ تعالیٰ آپ سب کو عمل کی توفیق عطا فرمائے ہمارے نظر کی حفاظت پہ ایک بات کرتا رہا ہوں حدیث شریف میں آتا ہے کہ نظر سموں میں سے ہم ابلیس نظر ابلیس کے تیروں سے تیر ہے زہر میں بجھا ہوا من ترکہ مخافت اس نے اللہ تعالیٰ کے خوف سے نظر کو بچایا اقتلتو ایمانا یجدو حلاوتہ فی قلبی اللہ تعالیٰ اس کے دل کو ایمان کی حلاوت سے بھر دے بچے بھی بیٹھے ہیں تو بچوں کو کارٹون دیکھنا صحیح نہیں ہے دارالعلوم دیوبند کا باقاعدہ فتویٰ آیا ہے پہلے سے ان کا وہاں فتویٰ بھی رکھا ہوا ہے کہ کارٹون دیکھنا اس پہ جو ہے تصویریں ہوتی ہیں اور میوزک ہوتی ہے اللہ کی نافرمانی ہوتی ہے تو کارٹون دیکھنا کیسے صحیح ہو جاتا ہے تو جیسے ہم لوگ گناہوں سے بچ رہے ہیں اپنے بچوں کو بھی گناہوں سے بچنے کی فکر کرنی چاہیے جب نانی یا دادی ملنے جائیں گے تو سب کے ارادہ ہے ہم سب کا کہ بھائی عید پہ ملنا چاہیے ملنے جائیں گے وہاں فون کر کر کے جائیں گے جب ہم لوگ آئیں گے تو اللہ کے لیے آپ ٹی وی مت چلائیے گا ورنہ ہم ملنے نہیں جائیں اللہ تعالیٰ کا حکم توڑ کے مخلوق سے ملنا صحیح نہیں کہ اللہ کا حکم ٹوٹ رہا ہے ہمارے بچے ٹی وی دیکھ رہے ہیں اسٹیج شو دیکھ رہے ہیں فلمیں چل رہی ہیں ہم جا کے کھڑا سوفے پہ بیٹھ گئے عورتیں آ رہی ہیں مس گیدرنگ ہو رہی ہے اور جو ہے وہاں پہ ہم لوگ فیل ہو جاتے ہیں مخلوق کا خوف دل سے نکال دینا چاہیے لا یخافون لومۃ لائم اللہ کے عاشق مخلوق سے پرواہ نہیں کرتے حضرت والا لوگ بولتے ہیں نا ماحول ایسا ہے میرے شیخ فرماتے تھے ماحول پہ پڑھو لاہور حسین اور ناک میں دم لگا کیا حسین اور ناک میں دم کیا ہوا ہے حضرت والا فرماتے تم نے ان کی دم میں کیوں ناک لگائی کیا ضرورت تھی ان کی دم میں ناک لگانے کی تو اس لیے ماحول میں لاہور پڑھیں ہمت استعمال کریں اللہ تعالیٰ جیسے دنیا کے لیے ہمت دی آخرت کے لیے بھی ہمت دی کہ آخرت میں ہم ہمت کر کے ان حسینوں سے بچ سکتے ہیں ہم لوگ پورے خاندان میں اعلان کر دیں کہ میرے شریف پردے کا اعلان کر دیا بہت ہو چکی نفس پرستی اور سستی ہماری ہمت کریں ہمت سے بڑے بڑے گناہ چھوٹ جاتے ہیں شرابی شراب چھوڑ سکتا ہے زانی زنا چھوڑ سکتا ہے ہمت سے بد نظر بازی چھوڑ سکتا ہے ہمت کر لے داڑھی رکھ سکتا ہے بڑا مشکل ہوتا ہے جہاد ہے بڑا عورت ہمت کر لے شرعی پردہ کر سکتی ہے وہ مرد ابھی ہمت کر لے اپنے گھر میں ٹی وی توڑ کے نکال سکتے ہیں وہ گھر سے اور اس کی جگہ پہ بیگم کو مہنگا والا صوفہ سیٹ بھی لا کے دینا پڑے گا کنجوس مکی چوس نہیں بننا ہے محمود بدل کو دیکھ کے توبہ کرے گا بھی جتنا ٹی وی توڑا ہے اس کو پھر لا کے بھی اس کو کچھ زیور وغیرہ کچھ اس کو دلائیں اس کی پسند کی کوئی چیز بھی دلانی چاہیے ماشاء اللہ ماشاء اللہ محبت کی چاشنی لگا کے پھر آپ کو بتا بھی دینا چاہیے ہمت کریں محبوب حقیقی سے کب تک رہے گا غافل محبوب حقیقی سے کب تک رہے گا غافل ہاں نفس پر تو کر دے ایک بار دلیرانا ہاں نفس پر تو کر دے ایک بار دلیرانا پھر نعرہ مستانہ زنجیر آلائے پر پھر ضرب ہو رتانا محبوب حقیقی سے کب تک رہے گا غافل ہاں نفس پر تو کر دے ایک بار درے رانا ماشاءاللہ ماشاءاللہ بس کو اللہ سے دعا کرتے ہیں سب قبولیت کے بھی بات تہجد کے وقت دعا قبول ہوتی ہے شب جمعہ بھی ہے بس اچھا ہے لیلۃ القدر بھی ہو یا شبی کی رات ذکر ہے کہ ہاں اللہ اللہ کیسا پیارا نام ہے جزاک اللہ عاشقوں کا مینا اور چاہا حضرت والا آتی پاتی مار کے بیٹھ جاتے تھے اور جو ہے آتی پاتی مار کے بیٹھے اور پھر اس طرح سماتے اس طرح یقین کر کے کمر سیدھی کر لوں کمر سیدھی کرنے کے بعد پھر یہ سوچیے کہ ایک تو میرے جو ہے زبان سے اللہ اللہ نکل رہا ہے دل میں بھی زبان اس سے بھی اس میں بھی دل میں بھی زبان اس سے بھی اللہ اللہ نکل رہا ہے میرا بال بال اللہ اللہ کر رہا ہے اور ٹوپی اور کپڑوں سے مسجد کے دل و دیوار سے اور جو ہے آسمان اور تارے اور دریا کا سب قطرہ قطرہ سب یہ ساتھ رکھے اللہ اللہ کا ذکر کر رہا ہے. تو لے اللہ کا نام تیرے سب بنے کے کام, اللہ اللہ کیا کرو دھوپ بدرشا کیا کرو اور اللہ اللہ کیا کرو دکھنا کسی کو کیا کرو. آج بالکل بہت دیر سے گاڑی والے مجھے بھی ٹاپک دے گاڑی ٹوپی کے ساتھ اصل تصور نہیں کی کہ ہماری ذات سے کسی کو تکلیف ایک ذرہ بھی نہ پہنچے. پہنچ جائے معصوم نہیں ہے تو معافی چھوٹا کرنے میں فائدہ ہی فائدہ ہے. پر تواضع اللہ رحم ہوگا میرے شیخ آج میں سے بہت زور دے رہے ہیں کیونکہ میرے پاس بھی انہیں شیخ کے پاس ان اس رمضان میں سب خانقاہ والے میاں بیوی آپس میں لڑ پڑ رہے ہیں, اتنے جھگڑے آ رہے ہیں اتنے جھگڑے کے بس کیونکہ ظاہر سی بات چڑچڑاپن ہو جاتا ہے. 15 گھنٹے کا روزہ ہے, گرمی ہے, وہ نہیں لائے, پکوڑے نہیں بنائے, اٹھایا نہیں سہری میں, تکیا نہیں دھویا, کپڑے استری نہیں کیے, اور چھوٹی چھوٹی ایک شخص نے تو اپنی بیوی کو پٹھا اٹھا کے مارا میرے پاس کیسا آیا. اس لیے یہ لائف بائی کا شیمپو مہنگا والا لے کر آیا تھا اپنی بیگم کے لیے, اور چھوٹے بچے ہیں بےچارے کے, اس نے سارا الٹ دیا. بچے سمجھے کوئی کھلونا ہوگا یہ سارا لائف بائی شیمپو بےچارا اپنے ہاتھوں سے اندر پیسے 400 روپے جاتے ہوئے دیکھ رہا ہے, 300 روپے اسے غصہ آ گیا, بیوی کو پٹھا اٹھا کے مار دیا. تو اللہ والا وہ ہوتا ہے جو خطاؤں کو معاف کر دیتا ہے. میرے شیخ فرماتے ہیں اپنی جس کو اپنی 1 لاکھ خطائیں معاف کرنی ہے, بیوی کی 1 لاکھ خطائیں معاف کرے ہو بہتیش اصول بیوی کی خطاؤں کو معاف کر دیا ہے. تو بہرحال اللہ تعالیٰ کا نام بہت بڑا نام ہے, وہ جو ہے اللہ تعالیٰ اپنے نام لینے والوں کو محروم نہیں رکھتا. پہلے اللہ پہ جل جلالہ کے نواجب ہے, اللہ اس طرح کھینچ کے کہیں گے اللہ, یہ سوچیے عرش اعظم سے لے کر زمین تک شربت روح افزا بھر گیا, مجھے بڑا مزہ آ رہا ہے اللہ کا نام لینے میں. اللہ خوشمی آئے دم تاول جانا چنی بائے دم. اللہ اللہ اللہ اللہ اللہ اللہ Allah, Allah. ہم شکر میں ڈوبے جاتے ہیں اے اللہ ہمیں معاف فرما دیجیے اللہ آپ کو معافی دینا بہت پسند ہے تو آپ فوراً ہمیں معاف فرما دیجیے ہم گناہوں کی گٹھی لے کر آ گئے ہیں آنکھیں زناکار رمضانوں میں خوب بد نظریاں کی ٹی وی دیکھا کانوں سے گانے سنے ہاتھوں سے داڑیاں منڈائیں ہاتھوں سے گناہ کیے پیروں سے گناہ کیے دل میں گندے گندے خیالات پکائے ظاہری گناہ تو کیے ہی کیے باتیں کے بھی گناہ بھرے گئے اے اللہ ہم گناہوں کی گٹھی لے کر آ گئے ہیں آپ بس ہمیں فوراً معاف فرما دیجیے اللہ تعالیٰ اے اللہ ہمارے پاس کچھ بھی نہیں ہے گناہوں سے جھوٹیاں بھری ہوئی ہیں آپ دستے کرم بڑھائیے کہاں جائے بندہ گنہگار تیرا اگر آپ حضرت والا کے رب آئے ہیں اگر آپ اللہ والوں کے رب آئے ہیں اگر آپ اولیاء اللہ کے تابعین تبع تابعین اور صحابہ کرام رسول اللہ صلی اللہ علیہ وسلم کے رب آئے ہیں تو ہم گنہگار کہاں جائیں اے اللہ آپ کے در کے سوا کوئی در نہیں ہے آپ ہمیں معاف فرما دیے چھوٹے چھوٹے ہاتھ آپ کے دربار میں اٹھے ہوئے ہیں گناہوں کی وجہ سے دل سے معلوم ہو گئے ہیں آنکھیں خشک ہو گئی ہیں اے اللہ ہم نے اس رمضان شریف کی قدر نہیں کی آپ ہمیں معاف فرما دیجیے چند سال کے ابھی گزرے ہوئے لمبے باقی ہیں اس کی قدر کی توفیق ادا فرما دیجیے اس کی قدر یہی ہے کہ آپ یا اللہ آج آپ ارادہ فرما لیجیے اس مسجد والے اور سارے عالم کے مسلمانوں کو اور سارے عالم کے انسانوں کو اللہ یہ جو تبھی نئی نئی اشیاء کا ظہور فرما دیجیے اور ہم سب کو جذب فرما کر اللہ والا بنا اس جانور سے انسان بنا کر انسان سے مسلمان بنا کر اللہ والا بنا کر اور یہ صدیقین کی خطے انتہا تک پہنچا دیجیے اپنی رحمت سے بلا استحقاق اپنے کریم ہونے کے صدقے ہم اس قابل نہیں ہیں اللہ تعالیٰ مگر آپ کریم ہیں اللہ ہمارے اعمال اس قابل نہیں آپ جس کو چاہیں پل بھر میں آپ ولی اللہ بنا سکتے ہیں رشک اولیاء بنا سکتے ہیں اے اللہ ہمیں بھی اپنا ولی بنا لے اپنا دوست بنا لے ہمیں بھی اپنے نام کی لذت چکھا لے ہمیں بھی اپنے نام کی مزہ سکھا دیجیے اللہ تعالیٰ اے اللہ ہم بھی تو اللہ والوں سے بیٹھے ہم نے بھی تو اللہ والوں کو دیکھا ہوا ہے ہم نے بھی تو نظر کرم فرمائی ہے اللہ آپ کے دربار میں روزانہ حاضر ہوتے ہیں تراویح پڑھنے کی آپ توفیق عطا فرما رہے ہیں رمضان شریف کے روزے رکھنے کی توفیق دے رہے ہیں اللہ والوں کے پاس جانے کی توفیق دے رہے ہیں یا اللہ والوں کو ہمارے پاس بھیج رہے ہیں یہی تو جذب ہے اے اللہ اتنا فضل فرما رہے ہیں مزید فضل فرمائیے ہمیں بھی اپنا پیارا بنا لے ہمیں بھی یا اللہ اللہ والی زندگی نصیب فرما دیجیے اے اللہ ہمارا ظاہر اور باطن سنوار دیجیے اللہ تعالیٰ ہم بھی تو اللہ والوں کے پاس بیٹھنے والے ہیں جمعدار آتا ہے مرسڈیز والے کے ساتھ تو جو مرسڈیز والے کو ملتا ہے جمعدار کو بھی وہی کیا ہے وہی بسکٹ اور وہی بریانی ملتی ہے جو مرسڈیز والے کو ملتی ہے اے اللہ اللہ والوں کی صحبت میں بیٹھنے والے ہیں ہمارا اکرام فرمائیے اے اللہ ہمیں بھی اللہ والا بنا دیجیے ہمیں پھر بھی فضل فرما دیجیے اے اللہ ہمارا بھی دل سنوار دیجیے ہمارے بھی دل میں اللہ کی محبت کی چاشنی عطا فرما دیجیے اللہ تعالیٰ جو خواجہ صاحب کو عطا فرمائی جو حاجی زاہد کو فضل عطا فرمایا اے اللہ جو حضرت والا کو عطا فرمایا جو حضرت پیر صاحب احمد اللہ کو عطا فرمایا جو حضرت حضرت احمد صاحب رحمت الماریہ کو جو حضرت شاہ حضرت مولانا شاہ عبد المتین صاحب دھاور کا ماجیا کو حضرت مولانا شاہین اقبال اصل صاحب دھاور کا ماجیا کو اور جو پیارے کو عطا فرمایا ہم لالائقوں کو بھی عطا فرما دے اللہ ہم بھی تو تیرے در کے بیکاری ہیں ہم بھی تو آپ سے مانگ رہے ہیں اے اللہ تو ہمارے اعمال اس قابل نہیں, آپ تو ہمیں دلوں کو اچھی طرح جانتے ہیں. اے اللہ دل میں ہمارے اعمال بھی خراب, اخلاق بھی خراب, باتیں بیان اچھے کرتے ہیں مگر گھر کے اندر بہت برے. اے اللہ ہمارے ہمیں اپنی اصلاح کی فکر نصیب فرما دیجیے. اللہ غصے کو پینے والا بنا, معاف کرنے والا بنا, بوز اور کینہ نکال دے, آپس سے محبتیں قائم فرما دے. اے اللہ تکبر نکال دے, رائی کے برابر ہوگا جنت کی بالکل بھی نہیں پائے گا. میرے دل سے ہم سب کے دلوں سے تکبر نکال دیجیے اپنی حمد سے. اے اللہ فضل عظیم فرما دے, یا اللہ بہت ہی خاص فضل فرما دیجیے. اے اللہ آپ جو موجود ہیں, اللہ والے موجود ہیں, ہمیں ان کی مدد کی توفیق عطا فرما دیجیے. ان کے سامنے اپنے نفس کو بالکل مٹانے کی توفیق دے دے. عارف بلّہ مجدد زمانہ شیخ عبدالباری جیلانی حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمتہ کی قدر نہیں کی, مجدد زمانہ صدیق زمانہ حضرت والا سید شیخ جمیل میر صاحب رحمتہ نے قدر نہیں کی. اب جو موجود ہیں ہمارے مشائخ کی قدر کی توفیق دے دے. میرے شیخ کا رقبہ بڑھتا بڑھا دے, سرطان دربار میرے حضرت کو بنا دے. اللہ فضل فرما دیجیے. اللہ تعالیٰ نالائقوں پہ ہم نالائق ہیں, جھوڑیاں نالائق ہیں, لائق بنا دیجیے. اللہ فضل عظیم فرما دے. اللہ ہمارے اخلاق رضیلا کو اخلاق حمیدہ سے بدل دے, معاشرہ درست فرما دے, معاشرہ درست فرما دے, عقائد درست فرما دے. اے اللہ بھائی اعتکاف میں بیٹھے ہوئے نوجوان, اے اللہ دس دن کے لیے آپ اپنے جوانی آپ کی وقت کر دی, سب کو قبول فرما دے. عید کے دن بھی گناہ سے بچا, چاند رات بھی گناہ سے بچا, عید کے تینوں دن گناہ سے بچا, خصوصاً نامحرم عورتوں سے میری ہم سب کی حفاظت فرما. جب اس کے دن میری ملن پارٹیاں ہو تو اللہ کے لیے ان پارٹیوں کو ٹھکرا دے, توفیق دے دے. اے اللہ سالی سے بھابھی سے خالہ صاحب تائزہ چچا ماموں صاحب فیس بک یوٹیوب انٹرنیٹ تصویریں موبائل کرکٹ میچ ٹولے گناہ کی جتنی خباستیں ہیں, اے اللہ کو چھوڑنے کی طاقت دے دے, فضل عظیم فرما دے. اے اللہ ہم جانتے ہیں کہ امید کے دن چاند رات کو بھی گناہ کریں گے, مگر یا اللہ ہمارے ارادوں کو یا اللہ خدا نہ ہونے دیجیے, آپ ہمیں جذب فرما لیجیے. ہمارے یا اللہ برے ارادوں کو نیک ارادوں سے بدل دیجیے, اللہ برائیوں کو نیکیوں سے بدل دیجیے, سچی توبہ کی توفیق دے دے کہ اب ہم جان دے دیں یہ گناہ بھی نہ کریں. اے اللہ حضرت والا نے دعا سکھائی تھی جو ہم اس قابل نہیں مگر ہم سے مانگتے ہیں, اے اللہ ہم سب کو ایسی حیات دے دے, ایسی زندگی دے دے کہ زندگی کی ہر سانس آپ پہ گزاروں, ایک سانس بھی غفلت میں نہ گزرے. کہ حضرت والا سے ہم نے لاکھوں دفعہ عہد دیا, بہت توڑ دیا, آپ ہمیں معاف فرما دیجیے. اللہ اے اللہ ہم گناہ کرتے کرتے تھک سکتے ہیں, آپ معاف فرماتے فرماتے نہیں تھک سکتے. اے اللہ ہم گناہوں کی گٹھی لے کر آئے ہیں, مبارک رات ہے, شب جمعہ ہے, امت کے اعمال حضور صلی اللہ علیہ وسلم کے پاس پیش ہوتے ہیں, جانے پا کے رسالت صلی اللہ علیہ وسلم سے ہمارے پورے اعمال مستور فرما دے, گناہوں والے اعمال چھپا دے. جانے پا کے رسالت صلی اللہ علیہ وسلم سے ہمارے اچھے اعمال ان کے دربار میں پیش فرما کر قبول اعمال قبول فرما کے ان کی روح مبارک کو خوش فرما دیجیے. اے اللہ آپ نفس و شیطان کے کو ناراض, نفس و شیطان کے ہمیں پرکھتے ہوئے آنے کی توفیق عطا فرما دیجیے. اے اللہ یا مفلح من یا اللہ ہمارے دل دلوں کے پھیرنے والے ہمارے دل کو دین کے استقامت عطا فرما دیجیے. استقامت دے دے, استقامت دے دے, استقامت تک مگا جائے تو فوراً تو اپنی توفیق دے دے, فوراً اللہ والوں کے قریب جا کے. اے اللہ ہمیں مریض بن کے اپنی صحبت میں جا کے اپنے نفس کی اصلاح کروانے کی توفیق عطا فرما دے, مایوسی سے بچا دے. ہماری بیوی ماں بہن بیٹی بچوں کو شریف پردہ کی توفیق عطا فرما دے, شریف پردہ کی توفیق دے دیجیے. اے اللہ ہم یا بیوی نہ آپس میں محبت قائم فرما دے, توازن نصیب فرما دے, نفس کو مٹانے کی توفیق دے دے, ایک دوسرے کی خطاؤں کو معاف کرنے کی توفیق عطا فرما, جن کے ماں باپ چلے ہم سے معافی مانگنے کی توفیق عطا فرما, ماں باپ کا ادب نصیب فرما, جن کے چلے گئے دنیا سے اے اللہ ہم سب کو نیک اللہ والا بنا دے تاکہ ہم والدین کی صدقے جاریہ ہو جائیں. اے اللہ اس مسجد کو تمام مسجدوں کو عاشقوں کے سجدوں سے آباد فرما دے, اس مسجد کا مدرسے کا خانقاہ کا اے اللہ تعمیر کا غیب سے انتظام فرما دے, ہم سارے مالی ہم سارے دوائی ہم سارے جانی عطا فرما دے. جیسے ہمارے مرشد ثانی نے دعا فرمائی تھی, جیسے دیوبند کا مدرسہ انار کے درخت کے نیچے شروع ہوا پھر آپ نے کیسا قبول فرمایا, اے اللہ ہم بڑے تو چلے گئے ہم بھی ان کی نقل کرتے ہیں, ایسے ہی فضل فرما دیجیے, اس مدرسے کو بھی دیوبند مدرسے کی طرح قبول فرما دے, ایک عید کو قبول فرما دے, جو بھی یہاں پہ آپ محروم ہو جائے ایک عید کو جس فرما دے قبول فرما دے, فضل فرما جو بھی یہاں پہ آگے محروم نہ جائے. اے اللہ فضل عظیم فرما دی, ہر شر و فتن سے فتن سے اس کی حفاظت فرما. اے اللہ حاسدین کے حسد سے بچا, دشمنوں کی دشمنی سے بچا, فرشتوں کے ذریعے اس مسجد کی مدرسے خانقاہ کی حفاظت فرما, تمام مساجد مدارس کی حفاظت فرما. پاکستان اس رمضان شریف کے مبارک مہینے میں آزاد ہوا, اے اللہ ہمارے پیارے ملک پاکستان महिला है, जबरदस्त काम हो रहा है, इसलिए एक एक दिन जमीन की हिफाजत करना, हमारे प्यारे पाकिस्तान की हिफाजत करना, ये अल्लाह इसमें यहूदियों की और इस्लाम दुश्मन अनासिर की नजर लगी नहीं है, ये अल्लाह उनको हिदायत दे दे, हिदायत दे दे, हिदायत दे दे, हिदायत दे तो उनको चुन चुन के तबाह बर्बाद फरमा दे, इस मुल्क को तोड़ने के चक्कर में, ये अल्लाह इस मुल्क को आबाद रखिए, शाहबाद रखिए, कयामत तक आबाद रखिए, इसमें अहलुल्लाह के खून खून है, इसमें अल्लाह वाले रहते हैं, अल्लाह इसकी खुसूसी हिफाजत फरमा, हमारे मदारिस मसाजिद की हिफाजत फरमा, उलमा मशाइख की हिफाजत फरमा, ये अल्लाह हमारे प्यारे हमारे बहुत महबूब हमारा शाही पर असर साहब दामन का माजी जिंदगी बरकत अदा फरमा, उनके इस काम को कबूल फरमा दे, उनका रुतबा बढ़ा दे, सर खाली सामान हमको बता दे, उनसे जबरदस्त दीन का काम ले रहे हो, मजीद तरक्या नवाजिश फरमाइए, ए अल्लाह फजल फरमा दीजिए, ए अल्लाह फजल इस मस्जिद को आशिकों के सजदों से आबाद फरमा दीजिए, ये धरने की जगह ना हो, ए अल्लाह फजल फरमा दीजिए, ए अल्लाह जिसके दिल में जो जाए हाजत है पूरी फरमा दीजिए, बहुत से लोग पर्चे भेजे मैसेज किया है, ए अल्लाह आप सबके दिलों के हाल जानते हैं, बहुत से लोग बीमार है, सबको सेहत कामिला अजरा मुसल्लम अता फरमा, फर्ज वालों और जो गैर से इंतजाम फरमा दे, ए अल्लाह जिनके रिश्ते नहीं आ रहे जो भी रिश्ते अता फरमा दीजिए, रिश्ते में बरकत अता फरमा दीजिए, माल औलाद में बरकत दे दे, वक्त में बरकत दे दे, ए अल्लाह मुझसे अपने सब दोस्तों से हजरत वाला की आहो फोगा को फैलाने का जबरदस्त काम ले लीजिए, ए अल्लाह तो चोटी से ले सकते हैं, मुझसे मेरी कयामत आई नस्लों से ये सब दोस्तों से जो अहबाब हाजरीन वाइबिन वाइबा और जो यहाँ मौजूद है मौजूद नहीं है, और हमारे मोहतरम हजरत मौलाना शाह शाही मदरसा साहब रहमतुल्लाह अलैह से हजरत वाला के तमाम फातिमों से हजरत वाला की जिन जिन पे नजर पड़ी हजरत वाला की आओ फैलाने का जबरदस्त काम देने की है, पूरी उम्मत प्यासी है, हम भी प्यासे हैं, अल्लाह फजल फरमा दीजिए, हमें ऐसे तौफीक दे कि रहमत और बरकत की जगह पर बिछाई आलम की जलवा से उठकर बुझाई, ये अल्लाह इश्क की आग लगा दे, वली बना वली घर भी बना, दीवाना भी बना दीवाना साहब भी बना, सिद्दीक भी बना सिद्दीक घर भी बना, ए अल्लाह आप जिसको वली बनाने का इरादा फरमाते हैं उसको हमारे मिलाए अखलाक मिलाए सब दे देते हैं, ए अल्लाह आप हमें अपना दोस्त बना लें, अपना प्यारा बना लें, नफ्स शैतान की गुलामी से निकाल दें, ए अल्लाह फजल फरमा दी, इसके दिल में जो जाए हाजत पूरी फरमा दी, बहुत से जवान इस वक्त हमारे दोस्तों ने फरमाइश की है एहतिकाफ में बैठे हुए, उनको खौफ है कि वो एहतिकाफ खत्म होते ही गुनाह में मुलविस हो जाएंगे, हिफाजत करवा गाड़ी उठाने से हिफाजत करवा, लड़कियों के चक्करों से हिफाजत करवा, गाने सुनने से हिफाजत करवा, खानदान वालों के ताने सुनने की ताकत अदा करवा, खानदान वालों की लान तान सुनने की हिम्मत अदा करवा, मखलूक का खौफ दिल से निकाल दे, औरत का खौफ निकाल दे, सारे आलम का खौफ निकाल दे, अपना इतना खौफ दे दे कि हम गुनाह से बच सकें, अपनी इतनी मोहब्बत दे दे, नफ्स से ज्यादा अहले हयात से ज्यादा ठंडे पानी की मोहब्बत दे दे, और जो इस मोहब्बत को हासिल किए हुए हैं उनकी सोहबत में हम एहतिकाफ खत्म होने के फौरन बाद सच्चों की सोहबत में से चिपकने की हमें तौफीक अता फरमा दीजिए, इसके बगैर कहीं जा रहे ही नहीं है, ए अल्लाह हम सबको तौफीक दे कि हम मरते दम तक अल्लाह वालों से इनाम याफ्ता बंदों से करीब रहें, उनसे चिपके रहें, गुनाह नहीं छूटते, अल्लाह वालों का ना छोड़े, हमें तौफीक दे कि हम मरते दम तक अल्लाह वालों से अपने शेख से वफादारी करें, बेवफाई के अजीम गुनाह से جتنے اللہ والے قطب ابدار غوث میرے پیارے شیخ اور جتنے اللہ والے میرے دادا شیخ حضرت شاہین بر اثر صاحب دامن کا تمالیہ اور پیارے پیارے تیرے بندے اور کتنی رابیہ تسلیہ عورتیں اور جو بھی دعائیں مانگ رہی ہیں منتظر پہ جو مانگی جا رہی ہیں حرم شریف میں روزہ مبارک میں بیت المقدس میں اور تیرے پیارے کہیں کہیں چھپے ہوئے مانگ رہے ہیں چھپکے چھپکے اور یا اللہ ساری دعائیں ہمارے ہم نے قبول کرنا اور یا اللہ کو ظہور بھی کرنا اور یا اللہ فضل جتنی خیریں مانگ رہے ہیں سب خیریں عطا فرما جتنے شرور سے پناہ مانگ رہے ہیں سب شرور سے پناہ عطا فرما دے اس مجلس کو اپنی رحمت سے حضور صلی اللہ علیہ وسلم کی صدقے اور تحفے قبول فرمائے قبول فرمائے قبول نہیں تو کچھ بھی نہیں اپنی رحمت سے قبول فرمائے یا اللہ قبول فرمائے ہم ناقابل قبول ہیں آپ قبول فرمائے ہم گندے ہیں تیرے بندے ہیں کہاں جائیں اللہ والوں میں سے خاک کی ذرات لگے ہوں خاک کی ذرات پہ سب کے اے اللہ ہمارے نظر ہدایت پہ سب کی اللہ والوں کی نظروں پہ سب کے قبول فرما لیجیے قبول فرما لیجیے محروم نہ فرمائیے اے اللہ ہم کے اللہ والوں کی نظریں پڑی ہوئی ہیں ہمیں کتے سے بچ انسان بنا دیں جاہل سے عالم بنا دیں فاسق سے پکا مسلمان بنا دیں اے اللہ فضل فرما لیجیے اے اللہ فضل فرما لیجیے صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم حضرات سے اپنے اعتکاف میں بیٹھے ہیں میں حضرات سب سے دعاؤں کی گزارش درخواست کرتا ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.